अधिकार हो। यो प्रत्येक व्यक्तिलाई जाति, भाषा, लिङ्ग, क्षेत्र, उत्पत्ति, वर्ण, वर्ग, उमेर, समूह, आर्थिक हैसियत, सामाजिक सांस्कृतिक पहिचानका आधारमा बिना विभेद समान रूपले प्राप्त हुने अधिकार चाहिँ के हो? मानव अधिकार हो। अब मानव अधिकार भनेको यो कुनै देशको, कुनै सरकारको मात्रै सरकारको विषय होइन, यो विश्वव्यापी सरकारको विषय हो। मानव अधिकारलाई अन्तर्राष्ट्रिय सन्धि सम्झौता, अन्तर्राष्ट्रिय कानुनहरूले समेत सुनिश्चित गरेका हुन्छन् भने त्यसको परिपालना गर्दै लोकतान्त्रिक मुलुकले नागरिकको मानव अधिकारको रक्षाका लागि कानुनी व्यवस्थाहरू गरेर सुनिश्चितता गरेको हुन्छ। मानव अधिकारहरू मध्ये पनि राज्यको क्षमताले धान्ने हदसम्मका आधारभूत मानव अधिकारलाई मौलिक हकका रूपमा संविधानमा संवैधानिक उपचार सहितको व्यवस्था समेत गरिएको हुन्छ। त्यसैले मानव मात्रले प्राप्त गर्ने अधिकार जसमा देहायका विशेषता हुन्छन् लाई मानव अधिकार भनिन्छ भनेर हामीले भन्न सक्छौँ। अब यो भनेको के हो त, विशेषता यसका के हुन्छ भन्दा युनिभर्सल र इनअलाइनेबल भनेको यो चाहिँ विश्वव्यापी र यो अविभाज्य है, विभाजन गर्न नसकिने विश्वव्यापी र अविभाज्य भनेको यो चाहिँ कस्तो हुन्छ त भन्दा सबै संसारमा सबै मानिसले मानिस भएकै नाताले प्राप्त गर्छन्। कुनै मुलुकको कानुनले मानव अधिकारलाई अङ्कुश लगाउने गरी व्यवस्था गर्यो भने पनि अन्तर्राष्ट्रिय कानुनले त्यो व्यक्तिको मानव अधिकारको रक्षा गरेको हुन्छ। त्यसैले यो सर्वव्यापी, विश्वव्यापी, सर्वव्यापी हुन्छ र यो के भन्छ अविभाज्य हुन्छ, यसलाई विभाजित गरेर यो पाठ पालना गर्छु यो गर्दिनँ भनेर भन्न पाइँदैन। त्यसपछि गएर इनहेरेन्ट र चाहिँ यो इनअभोइडेबल भन्छ, यो चाहिँ के हुन्छ त भन्दा नैसर्गिक हुन्छ है, जन्मसिद्ध हुन्छ, यो नैसर्गिक हुन्छ, मानिस मात्र भएपछि लिएर आउँछ स्वत नै। अनि त्यसपछि गएर यो चाहिँ अनुलङ्घनीय हुन्छ, अनुलङ्घनीय, उल्लङ्घन गर्न मिल्दैन, यसको उल्लङ्घन गर्ने जोखिम राज्यबाट हुन्छ, खास गरी जसले रिसोर्स र पावरको प्रयोग गर्छ त्यसले ह्युमन राइट्सको उल्लङ्घन गर्न सक्छ, तर यो अनुलङ्घनीय हुन्छ, मानव अधिकार भन्ने कुरा चाहिँ उल्लङ्घन गर्न पाइँदैन। इट फोकसेस अन इक्वालिटी एन्ड नन डिस्क्रिमिनेसन, यसको अर्को विशेषता भनेको समानता र अविभेद हो, समानता र अविभेद। इट इज इक्वल्ली एप्लिकेबल टु अल ह्युमन बिइङ एन्ड देन इट डज नट डु एनी डिस्क्रिमिनेसन बेस्ड अन एनी फ्याक्टर, जस्तो कास्ट, इथनिसिटी, रिलिजन होइन, यो नन डिस्क्रिमिनेसन र इक्वालिटी। अर्को चाहिँ इन्टरडिपेन्डेन्स एन्ड इन्टर रिलेसनसिप, ह्युमन राइट्स आर इन्टरडिपेन्डेन्ट टु इच अदर एन्ड दे डु हेभ इन्टर रिलेसनसिप। मानव अधिकार भनेको धेरैवटा अधिकारहरू हुन्छन्, ती अधिकारहरू एकअर्कामा अन्तर सम्बन्धित र अन्तर्निर्भर हुन्छन् यिनीहरू है, अन्तर सम्बन्धित र अन्तर्निर्भर। अकाउन्टेबिलिटी एन्ड रुल अफ ल, मानव अधिकारको परिपालना गर्नु गराउनु राज्यको उत्तरदायित्वभित्र पर्छ। मानव अधिकार उल्लङ्घनको विषयमा प्रश्न देशको नागरिक समाज, मिडिया अथवा अधिकारीले मात्रै सोध्दैन कि अन्तर्राष्ट्रिय समुदायले पनि सोध्छ, त्यहाँ जवाफ दिनुपर्छ, युएनमा गएर जवाफ दिनुपर्छ होइन। त्यसैले गर्दाखेरि यो चाहिँ के हुन्छ त भन्दाखेरि अकाउन्टेबिलिटी यसको विशेषता हुन्छ भने रुल अफ ल टु इन्स्योर ह्युमन राइट्स द स्टेट मस्ट फलो द प्रिन्सिपल अफ रुल अफ ल, विधिको शासनको परिपालना गर्ने कुरामा जोड दिन्छ मानव अधिकारले। फोर्स फोकस अन डिग्निटी अफ द ह्युमन बिइङ, मानव अधिकारको केन्द्रबिन्दुमा के हुन्छ त भन्दा मानव मात्रको सम्मानमा जोड दिन्छ यसले, डिग्निटी, आत्मसम्मान, व्यक्तिको आत्मसम्मान, ह्युमन बिइङको आत्मसम्मानमा जोड दिन्छ यसले। कसरी उसलाई प्रतिष्ठित, आत्मसम्मानपूर्ण जीवन जिउने वातावरण बनाउने भन्ने कुरामा यसले जोड दिन्छ ह्युमन डिग्निटीमा। अनि त्यसपछि गएर लिगल्ली प्रोटेक्टेड, ह्युमन राइट्स आर प्रोटेक्टेड बाई ल, ल मेबी इन्टरनेसनल ल, नेसनल ल, कानुनद्वारा संरक्षित हुन्छ मानव अधिकार। अर्को चाहिँ इन्टरनेसनल्ली ग्यारेन्टेड, कुनै देशले मात्रै दिनुपर्छ भन्ने छैन, इफ यु आर ए वुमन एन्ड देन यु डु हेभ इन्टरनेसनल कन्भेन्सन, डिक्लारेसन, ट्रिटी, इफ यु आर ए चाइल्ड देन यु हेभ टु फलो द मिनिमम राइट्स द्याट इज ग्यारेन्टेड बाई इन्टरनेसनल ल बाई एनी कन्ट्री होइन। अथवा तपाईँ रेफ्युजी हो, तपाईँको अधिकारलाई अन्तर्राष्ट्रिय रूपमै सुनिश्चित गरिएको हुन्छ, त्यसैले कुनै देशले, कुनै शासकले यसको सुनिश्चित मात्रै गर्नु पर्दैन, अन्तर्राष्ट्रिय रूपमा यसको सुनिश्चितता गरिएको हुन्छ। क्यान नट बी वेभ्ड अर टेकन अवे, कुनै पनि बहानामा यो चाहिँ अन्त्य गर्न अथवा पालना नगर्न पाइँदैन। सङ्कटकालको बेलामा पनि आधारभूत मौलिक हकहरू निलम्बित हुँदैनन् होइन, त्यसैले गर्दाखेरि यो कुनै बहानामा वेभ्ड वा टेकन अवे गर्न, यसलाई पछ्याउन, यसलाई अभोइड गर्न वा यसलाई कार्यान्वयन नगर्न पाइँदैन। दिज आर द क्यारेक्टरिस्टिक्स अफ ह्युमन राइट्स र यसको टाइपोजहरू हुन्छ, प्रकारहरू. मानव अधिकारमा पहिलो जेनेरेसन पनि भन्छ, र बेसिक अधिकार भनेको चाहिँ सिभिक एन्ड पोलिटिकल राइट्स, यो नागरिक अधिकार र राजनीतिक अधिकार. नागरिक भनेको मानिस मात्रले उपयोग गर्न पाउने स्वतन्त्रता, छनौट, रुचि, होइन, लाइफ, लिबर्टी एन्ड पर्सिट अफ ह्याप्पिनेस, जोन लकले भने जस्तो, यो सिभिक राइट हो. जीवनको अधिकार, स्वतन्त्रताको अधिकार र आफ्नो जीवन खुसी र सम्मानपूर्वक जिउन पाउने अधिकार चाहिँ यो एकदम महत्त्वपूर्ण हो. र त्यो सँगसँगै ह्युमन बिइङ इज ए पोलिटिकल एनिमल, द्याट्स वाइ राजनीतिक विचारधारा बोक्न पाउने, दल खोल्न पाउने, प्रतिनिधित्व गर्न पाउने, चुनावमा भोट हाल्न पाउने, यो चाहिँ पोलिटिकल राइट्स भयो. योभित्र यो नागरिक र राजनीतिक अधिकारमा चाहिँ राइट टु लाइफ, राइट टु लिबर्टी एन्ड सेक्युरिटी, फ्रिडम अफ मुभमेन्ट, इक्वालिटी बिफोर ल, इन्डिपेन्डेन्स अफ द जुडिसियरी, राइट टु प्राइभेसी, यिनीहरू पर्छन् भने फ्रिडम अफ थट, कन्साइन्स एन्ड रिलिजन, फ्रिडम अफ एक्सप्रेसन, फ्रिडम अफ एसोसिएसन आदि आदि यिनीहरू चाहिँ पोलिटिकल र सिभिल राइटभित्र पर्छन्. गिभन यु द ह्यान्डआउट्स. अर्को दोस्रोमा चाहिँ बिगर क्याटागोरीमा चाहिँ दुईवटा कन्भेन्सनहरू छ क्या यसको, यो सिभिक एन्ड पोलिटिकल राइटको र त्यसपछि इकोनोमिक, सोसल एन्ड कल्चरल राइट. अर्को चाहिँ दोस्रो वर्गमा, दोस्रो टाइपमा चाहिँ के पर्छ भन्दा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरू. मान्छेले सम्पत्ति आर्जन गर्ने, स्वामित्व गर्ने, भोग गर्न, उपभोग गर्न पाउने, राज्यको कानुनको पालना गरेर त्यो अधिकार आर्थिक अधिकार हो भनेदेखि. अनि त्यसपछि सामाजिक, सांस्कृतिक, कुनै धर्म, संस्कृति, भाषा, वेशभूषा, सेटलमेन्ट, रिचुअल, होइन, आदि गर्न पाउने कुरा चाहिँ सामाजिक, सांस्कृतिक. र परिवारमा बस्न पाउने, समाजको सदस्य हुन पाउने, समूहमा बस्न पाउने, माया, प्रेम, केयर पाउने, यो कुरा चाहिँ सोसल राइट्स अन्तर्गत पर्छ. सो त्यसैले गर्दाखेरि यी चाहिँ केमा परे, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा परे. यसमा राइट टु वर्क, अनि फर्म ट्रेड युनियन एन्ड सेफ हेल्थी एन्ड वर्क, हेल्थीको वर्किङ कन्डिसन, होइन, राइट टु हाइएस्ट अटेनेबल स्ट्यान्डर्ड अफ फिजिकल एन्ड मेन्टल हेल्थ, अनि त्यस्तै गरिकन यो राइट टु एन एडुकेट स्ट्यान्डर्ड अफ लिभिङ इन्क्लुडिङ एडुकेट फुड, हाउसिङ, क्लोथिङ, राइट टु टेक ए पार्ट इन दि कल्चरल लाइफ, एन्ड राइट टु फ्रिली पर्सु इकोनोमिक, सोसल एन्ड कल्चरल डेभलपमेन्ट. यिनीहरू चाहिँ सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारहरू. यसरी दुईवटा ब्रोडर क्याटेगोरीमा राख्न सकिन्छ. तर यी दुईवटा कन्भेन्सनहरू छन् ह्युमन राइट्स सम्बन्धी 1968, होइन, अनि तिनीहरूले यी डिफाइन गरेको अवस्था छ. तर हामीले ओभरअलमा ह्युमन राइट्सलाई हेर्दाखेरि चाहिँ कसरी पनि हेर्न सक्छौँ त भन्दा, चारवटा ग्रुपमा क्लासिफाई गर्न सक्छौँ. यो चाहिँ स्वरूपका आधारमा, इन द अन द बेसिस अफ फर्म्स. यो माथि भनेकै भइहाल्यो, नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार हो भने उत्पत्तिका आधारमा चाहिँ फर्स्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन, थर्ड जेनेरेसन भनेर पनि क्लासिफाई गरिन्छ. अहिलेको चौथो पुस्ता भनेको चाहिँ डेभलपमेन्टल राइट, यो जुन विकासको अधिकार, स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार, होइन, मानव अधिकारका रूपमा विकास, यिनीहरूलाई चाहिँ फोर्थ जेनेरेसन भन्नु भनिन्छ. भने सिभिक राइट्स यिनीहरू प्रथम पुस्ता, पोलिटिकल इकोनोमिक के अरे पोलिटिकल राइट्स, दोस्रो पुस्ता इकोनोमिक एन्ड कल्चरल राइट्स, तेस्रो पुस्ता भनेर यसरी क्लासिफाई गरिन्छ. जाँचमा यु सुड नट गो इन डिटेल, तर यसरी पुस्ताका आधारमा पनि क्लासिफाई गर्न सकिन्छ. भनेर प्रकृतिका आधारमा हेर्यो भने नकारात्मक र सकारात्मक, सम ह्युमन राइट्स प्रमोट्स डुइङ समथिङ बेटर फर ह्युमन बिइङ, त्यो सकारात्मक हुने भयो. कन्ट्रोल्स फ्रम डुइङ समथिङ बाई द गभर्मेन्ट अन बिहाफ अफ पिपुल, त्यो चाहिँ नकारात्मक हुने भयो. यो त्यति इम्पोर्टेन्ट टाइप जस्तो होइन. उपभोगकर्ताका आधारमा वैयक्तिक र सामूहिक दुई किसिमको हुन्छ. व्यक्तिले उपभोग गर्न पाउने अधिकार वैयक्तिक भयो भने समूहको अधिकार चाहिँ सामूहिक अधिकार हो. यसरी यसलाई क्लासिफाई गर्न सक्छौँ. ह्युमन राइट्स सम्बन्धी हामी कहाँ संघ राष्ट्रसङ्घको बडा पत्रदेखि मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र लगायतका विभिन्न 19 मूल दस्तावेज र अरू क्षेत्रीय अन्तर्राष्ट्रिय दस्तावेज र चाहिँ अरू क्षेत्रीय उपक्षेत्रीय खालका दस्तावेजहरू सहित गरी 22 अन्तर्राष्ट्रिय स्तरका दस्तावेजको हामी कुनैको सिग्नेटरी, कुनैको पक्ष राष्ट्र, कुनै रेटिफाइड गरेका यस्ता खालका दस्तावेजहरूसँग आबद्ध छौँ हामी. अनि नेपाल आफैले पनि संविधानले आधारभूत मानव अधिकारको रक्षा गर्ने सुनिश्चितता, मौलिक हकको व्यवस्था र मानव अधिकार, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय मानव अधिकार आयोग ऐन र मानव अधिकार हननको इन्भेस्टिगेसन, त्यसपछि गएर त्यसलाई कार्यान्वयन गर्न मानव अधिकार आयोगले निर्देशन दिने लगायतका र विषयगत ऐनहरूले मानव अधिकारको रक्षाका निमित्त सबै ऐनहरूले कुनै न कुनै रूपमा प्रोभिजनहरू गरेको र कार्यगत हिसाबले पनि हामीले सुरक्षा निकाय, प्रशासनिक निकाय र अधिकारीहरूलाई मानव अधिकार रक्षाका विषयमा तालिम दिने, ह्युमन राइट सेलहरूको व्यवस्था गर्ने, लैङ्गिक बालबालिका, वृद्धवृद्धा, अपाङ्गता यानि कमजोर वर्ग समूह यिनीहरूको अधिकारको प्रवर्धनका लागि विभिन्न नीतिगत र कार्यक्रमगत जस्ता व्यवस्थाहरू समेत गरेका छौँ। सो नेपाल इज हाइली कमिटेड एन्ड प्रोटेक्टिङ ह्युमन राइट्स थ्रु कन्स्टिट्युसनल एन्ड लिगल प्रोभिजन। इट हेज अल्सो इम्प्लिमेन्टेड मेनी प्रोग्राम्स इन पार्टनरसिप विथ डेभलपमेन्ट पार्टनर, सिभिल सोसाइटी, नन गभर्मेन्ट अर्गनाइजेसन, मिडिया एक्सेट्रा फर प्रोटेक्टिङ ह्युमन राइट्स इन द कन्ट्री। र इट हेज बिन मेड कमिटमेन्ट विथ न्युमरस इन्टरनेसनल डकुमेन्ट्स, डिक्लारेसन, ट्रिटिज एन्ड कन्भेन्सन अन ह्युमन राइट्स। यसरी नेपालले मानव अधिकारको रक्षाका लागि पहल गर्दै आइराखेको अवस्था छ। यहाँ संविधानमा के छ भन्ने आदि कुराहरू र संविधानले म यो हिजो संविधानमा पनि मैले संविधान निकाय तिनको काम कर्तव्य अधिकारमा पनि यसको लेखिसकेका छु। राष्ट्रिय मानव अधिकार आयोगको व्यवस्था गरेको छ। यसले चाहिँ मानव अधिकारको सम्मान, संरक्षण, संवर्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्नु मानव अधिकार आयोगको कर्तव्य हुने व्यवस्था गरेको छ, होइन? अब यसको कर्तव्य पुरा गर्न के काम गर्छ त उसले, मानव अधिकार आयोगले के गर्छ त भन्दा, यसले मानव अधिकार उल्लङ्घनका विषयमा छानबिन गर्छ, है, अनुसन्धान र छानबिन गर्छ र कारवाहीका लागि मुद्दा दायर गर्दैन तर सिफारिस गर्छ सम्बन्धित निकायमा, है, कारवाही गर्नु भनेर। दोस्रो, मानव अधिकार उल्लङ्घन रोक्ने कर्तव्य भएको अधिकारीले आफ्नो कर्तव्य पुरा नगरेमा विभागीय कारवाहीका लागि सम्बन्धित अधिकारीलाई सिफारिस गर्छ। इफ यु डु हेभ ड्युटी अफ प्रोटेक्टिभ ह्युमन राइट्स देन इफ यु डु नट प्रोटेक्ट द्याट, इफ यु डु नट कम्प्लाई द्याट ड्युटी देन यु विल बी रेकमेन्डेड बाई ह्युमन राइट्स कमिसन टु फर के भन्छ यो नेसेसरी एक्सन अर पनिसमेन्ट टु दि राइट अथोरिटी। तपाईँलाई कारवाहीका लागि सिफारिस गर्छ उल्लङ्घन रोक्नुपर्ने जिम्मेवार अधिकारीले नरोकेमा। अर्को, मानव अधिकार उल्लङ्घनकर्ता विरुद्ध कानुन बमोजिम मुद्दा दायर गर्न सिफारिस पनि गर्छ, आफूले दायर गर्दैन। अर्को चाहिँ चेतना अभिवृद्धि र नागरिक समाजसँग समन्वय र सहकार्य पनि गर्छ, सेन्सिटाइजेसन अवेरनेसको काम गर्छ, होइन? त्यस्तै मानव अधिकार उल्लङ्घनकर्तालाई विभागीय कारवाहीका लागि सिफारिस गर्छ, माथि केही कुरा हो। मानव अधिकार सम्बन्धी कानुन पुनरावलोकन र संशोधन गर्नु पर्यो भने सरकारलाई राय परामर्श दिन्छ। मानव अधिकार सम्बन्धी सन्धि सम्झौता गर्दाखेरि त्यसको अनुमोदन गर्दा पनि मानव अधिकार आयोगले के गर्छ, सल्लाह सुझाव राय दिन्छ। र मानव अधिकार उल्लङ्घन रोक्नुपर्ने अधिकारीले पटक पटक निर्देशन दिँदा पनि त्यो नगरेर मानव अधिकार उल्लङ्घन गरेको पाइयो भने उसलाई मानव अधिकार उल्लङ्घनकर्ता भनेर सूची निकाल्ने काम पनि यसले गर्छ। को को मानव अधिकार उल्लङ्घनकर्ता भनेर त्यसको इन्टरनेसनल्ली ठुलो मिनिङ हुन्छ, है, त्यो चाहिँ उसले नाम तपाईँको नाम त्यसमा पारिदियो भनेदेखि, होइन? सो चालु 15 योजनाले पनि समावेशी, मर्यादित, समतामूलक र स्व अनुशासित समग्र समाजको निर्माण गर्ने भनेर यो मानव अधिकार सम्बन्धी च्याप्टर छुट्टै छ, त्यसमा उल्लेख गरेको छ। न्याय मैत्री शासन प्रणाली प्रभावकारी सेवा प्रवाह मार्फत अधिकारको निर्वाध उपयोग गर्न पाउने स्थितिको निर्माण गर्ने भन्ने लक्ष्य राखेको छ। सो तर पनि नेपालमा ह्युमन राइट्स प्रोटेक्सनको क्षेत्रमा देयर आर न्युमरस प्रब्लम, केही समस्याहरू चाहिँ छन्। त्यस्ता समस्या के छन् त भन्दा, समाजमा रहेको भेदभाव, छुवाछुत, लैङ्गिक हिंसा जस्ता कुराहरू छँदैछन्। यो मात्रामा घटेको होला, सङ्ख्यामा त धेरै देखिरहेको छ, तर यसको कारण चाहिँ चेतना, मिडिया, अहिलेको आइटी, सोसल मिडिया जस्ता कुराहरू र इम्पावरमेन्ट, खास गरिकन महिला बालबालिका यिनीहरू इम्पावर्ड हुनु र स्टेट मेकानिजमसम्म आएर आफ्नो कम्प्लेनहरू राख्न सक्ने हैसियत बढ्नुले गर्दाखेरि यी घटनाहरू चाहिँ बाहिर आएका छन्। तथापि यस्तो खालका कुप्रथाहरू स्टिल एक्जिस्ट इन द सोसाइटी, यस्तो कुप्रथाले मानव अधिकारको हनन गरिरहेका हुन्छ, होइन? त्यसपछि गएर पूर्वाधार एवं सेवा सुविधाको न्यून उपलब्धता, मिनिमम यो बेसिक फेसिलिटिजहरू प्राप्त गर्नु ह्युमन राइट्स हो, ह्युमन डेभलपमेन्ट एज ह्युमन राइट्स। तर हामी कहाँ पर्याप्त पूर्वाधार, पर्याप्त सेवा सुविधा सहज सबै जनताको उपयोगको पहुँचमा छैनन्। मानव अधिकारको संस्कृतिको विकास हुन सकेका छन्। वी डोन्ट केयर अबाउट ह्युमन राइट्स बाई डुइङ सम बिहेभियर, अर्कोलाई कस्तो असर गर्छ, उसको राइटको उल्लङ्घन हुन्छ कि हुँदैन भन्ने कुरालाई हामीले ध्यान दिने भयो भने यो मानव अधिकार संस्कृतिको विकास हुन्छ। त्यो संस्कृतिको विकास हामीसँग चाहिँ हुन सकेको छैन। बढ्दो दण्डहीनता, यो इन्क्रिजिङ यो इम्प्युनिटी, त्यसले गर्दा मानव अधिकार उल्लङ्घन गर्छ, त्यसलाई छोडिदिइहाल्छ। गाउँमा चिया खाएको कप माझेन भनेर दलितको मान्छेलाई अनि कुटपिट गर्ने, यो गर्ने, पुलिसकोमा त जान्छ, मिलापत्र गरेर छोडिदिन्छ, अथवा ऊ जेल पर्ला 1 घन्टा 2 घन्टा, अनि ठुलो नेताले फोन गर्छ, छोडिदिइहाल्छ। भनेपछि उसको मनोबल झन् बढ्छ र झन् उल्लङ्घन गर्दै जान्छ उसले, र त्यो अन्यायमा परेको मान्छे फेरि कम्प्लेन गर्न आउने आँट पनि गर्दैन, किनभने भोलि छोडिदिइहाल्छ, देन द्याट विल बी थ्रेट फर मी। त्यसैले यो दण्डहीनताको कारणले मानव अधिकार उल्लङ्घन बढिरहेछ। राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण, देयर इज क्रिमिनलाइजेसन अफ पोलिटिक्स, पोलिटिक्स इज बाई फन्डेड एन्ड गाइडेड बाई क्रिमिनल्स, अनि त्यसपछि दि क्राइम हेज बिन पोलिटिसाइज, क्रिमिनललाई समात्यो, राजनीतिले के गरिहाल्छ, छुट्याइहाल्छ, किनभने क्रिमिनलहरूले कमाएको पैसा चन्दा दिएको हुन्छ, पार्टी चल्न त्यसबाट चलेको हुन्छ, होइन? त्यसैले गर्दाखेरि यो राजनीतिको अपराधीकरण भएको छ, अपराधको राजनीतिकरण भएको छ, त्यही भएर मानव अधिकार उल्लङ्घन भइरहेछ, राजनीतिक इच्छा शक्तिमा कमी। ए यो मानव अधिकारको कुरा गरेर हुन्छ, खान पुगेको छैन, लाउन पुगेको छैन, यस्तो छैन, बाल अधिकार काम नलगाऊ भनेको छ, महिला विभेद नगर भनेको छ, बराबर तलब देऊ भनेको छ, यो कहाँ सम्भव छ भनिदिन्छन् नेताहरूले, पढे लेखेकै मान्छेले त्यो भनिदिन्छन्, होइन? त्यो भनेको के हो त भन्दा इच्छा शक्तिको कमी। वी आर नट कमिटेड, वी डोन्ट ह्याभ स्ट्रङ विल पावर टु प्रोटेक्ट ह्युमन राइट्स। जबसम्म इच्छा शक्ति बलियो हुँदैन तबसम्म यो चाहिँ परिपालना हुँदैन। कमजोर सामाजिक र नागरिक निगरानी, सोसल सर्भिलेन्स र यो चाहिँ सिभिक वाच डग जुन हो त्यो कमजोर भएर पनि मानव अधिकार उल्लङ्घन भइरहेको छ। यु अल्सो डोन्ट केयर, घर जाँदै हुनुहुन्छ, पल्लो घरमा एकजना तपाईँको छिमेकी कसैले रक्सी खाएर आएर श्रीमती कुटिरहेको छ भने यो लोक विश्वास निको भन्छन्, वाइ डु यु केयर अबाउट इट अल भनेर, होइन? तपाईँ व्यवस्था गर्नुहुन्छ, तर तपाईँ मानव अधिकार उल्लङ्घनको को मतियार हो तपाईँ, किनभने मानव अधिकार भनेको त यो कसैको मात्रै कुरा होइन, तपाईँको पनि दायित्व हो मानव अधिकारको रक्षा गर्नु। अब त्यो बेलामा तपाईँले इन्टरफेयर गर्नुहुन्न, प्रहरीलाई बोलाउनुहुन्न, घरायसी मामिला हो भन्नुहुन्छ, होइन? अन्याय परेको लैङ्गिक हिंसाको केसमा मिलापत्र गर्नुहुन्छ टाटो बाटो भएर, होइन, बोझ बदेल खाएर, अनि त्यसपछि त्यो पीडितलाई त्यही मानव अधिकार उल्लङ्घन गरेर जीवनयापन गर्न बाध्य बनाउनुहुन्छ, उल्लङ्घनकर्तालाई झन् उल्लङ्घन गर्नलाई उपयुक्त वातावरण दिनुहुन्छ। भनेपछि तपाईँ हामी सबै पनि यसमा कुनै न कुनै रूपमा के गरिरहेछौँ भन्दा संलग्न भइरहेका छौँ। त्यो चाहिँ किन त त्यस्तो भएको भन्दाखेरि यो सामाजिक निगरानी, सामाजिक यो कम के अरे सर्भिलेन्स, नागरिक सर्भिलेन्स कमजोर र नागरिक चेतनाको अवस्था पनि कमजोर भएर हो। गैर कानुनी तथा दुराचारी क्रियाकलापहरूको सामाजिक स्वीकृति, सोसाइटी एक्सेप्ट्स, हामीले कल्पनै गर्न नसक्ने कुराहरू समाजले एक्सेप्ट गर्छ कि, अनि तपाईँले कुनै हिंसा गर्छ, मानिलिनु लैङ्गिक हिंसा गर्छ, अनि त्यसपछि समाजले त्यो मान्छेलाई नर्मल्ली मानिन्छ, इभन बलात्कारको केसमा, होइन? वा चाहिँ तपाईँ यो कुनै किसिमको नैतिक पतनदेखि नै फौजदारी कुनै अभियोगहरूमा कसुरदार भयो वा त्यो केस अदालतै जान नपाइकन गाउँमै मिलापत्र गर्यो, त्यो मान्छेलाई सामान्य रूपमा एक्सेप्ट गर्छ है समाजले। भने यो सामाजिक स्वीकृतिको कारणले पनि ह्युमन राइट्स, करप्सन र ह्युमन राइट्स भनेको यति सबभन्दा निस् के भन्छ यो निकृष्ट र घृणित अपराधहरू हुन्, भ्रष्टाचार र मानव अधिकारको उल्लङ्घन भनेको हो। त्यो मानव अधिकारको उल्लङ्घन गर्ने मान्छेलाई र भ्रष्टाचार गर्ने मान्छेलाई हाम्रो समाजले स्वीकार्छ, होइन? अनि मजाले स्वीकार्छ, माला लगाउँछ, अबिर लगाउँछ, होइन? त्यो गरिसकेपछि त्यसले प्रश्रय पाइरहन्छ। त्यसैले यो मानव अधिकार उल्लङ्घनको सामाजिक स्वीकृतिको कारणले गर्दाखेरि पनि यो रोकिन सकेको छैन, र मानव अधिकार आयोगले दिएका निर्देशनहरू कार्यान्वयन नहुनु, हिंसा, शोषण, मानव तस्करी जस्ता घटना नियन्त्रण, हाम्रो खालि खास गरिकन यो ह्युमन ट्राफिकिङका घटनाहरू नियन्त्रण हुन नसक्नु, अनि आम सञ्चार जगतको भूमिका प्रभावकारी नहुनु, र सामाजिक सचेतना र नागरिक शिक्षा कमजोर हुनु, यी कारणले गर्दाखेरि मानव अधिकारको हामी कहाँ वी आर नट द वर्स्ट बट वी हेभन्ट गट सो मच गुड इम्प्रेसन अल्सो भनेको थुप्रै मानव अधिकार उल्लङ्घनका घटनाहरू पनि हामी कहाँ छन्, त्यसका कारण चाहिँ अघि भनेका जस्ता कारणहरूले गर्दा। अब यो ह्युमन राइट्स आदि इत्यादि गर्न र डेमोक्रेसीलाई स्ट्रेन्थेन गर्न, यो सबै गर्न, सूचनाको हक, पारदर्शिताको कार्यान्वयन गर्न, कानुनको कम्प्लायन्स, नागरिकको कर्तव्य परिपालना आदि गर्न एउटा महत्त्वपूर्ण अस्त्र हुन्छ त्यो सिभिक अवेरनेस, नागरिक सचेतना। नागरिक सचेतना डेस्टिनेसन हो, नागरिक सचेतना कन्सिक्वेन्सेस एन्ड रिजल्ट हो, इम्प्याक्ट हो, तर सिभिक एजुकेसन चाहिँ त्यसको मिन्स हो। नागरिक सचेतना कसरी हासिल गरिन्छ, नागरिक शिक्षा मार्फत हासिल गरिन्छ। त्यसैले नागरिक चेतना, सिभिक अवेरनेस भनेको चाहिँ के हो त भन्दाखेरि इट इज अबाउट मेकिङ सिटिजन अवेर एन्ड इन्फर्मड अबाउट सिभिक अफेयर्स एन्ड राइट्स एन्ड ड्युटिज अर प्रिभिलेजेस एन्ड अब्लिगेसन अफ सिटिजन। यो नागरिक गतिविधिहरूको बारेमा, नागरिकका अधिकारको बारेमा, नागरिकका दायित्वको बारेमा, राज्यले नागरिकलाई पुर्याउनु पर्ने आधारभूत सेवा सुविधाका सन्दर्भमा आम मानिसलाई जानकारी गराउने वा मानिसमा, नागरिकमा त्यसको चेतना भएको जानकारी भएको त्यो बारेमा उनीहरू साक्षात्कार भएको अवस्था चाहिँ के हो सिभिक अवेरनेस. इफ एभ्री सिटिजन इज अवेर अबाउट देयर राइट्स अबाउट देयर ड्युटिज अवेर अबाउट द पब्लिक एफेयर्स एन्ड एजेन्डा चुनाव हुँदैछ चुनाव यसरी हुन्छ भोटको महत्त्व यो हो होइन समाजमा समाज सेवा भनेको यो हो सामुदायिक संस्थाहरू यी हुन् मिडियाको रोल यो हुन्छ कार्यपालिका भनेको यो हो विधायिका भनेको यो हो प्रधानमन्त्री मन्त्री तिनीहरूको दायित्व यो हुन्छ कर्मचारी यी हुन् आम मानिसले थाहा पाउनुपर्छ हो त्यो बारेको जानकारी हुनु चाहिँ सिभिक अवेरनेस हो. त्यसैले त्यो मात्रै त्यो सिभिक एफेयरको जानकारी भयो भने अर्को चाहिँ आफ्नो अधिकार बारेमा मैले के अधिकार आइ एम ए सिटिजन अफ द स्टेट देन वाट आर द राइट्स आई गेट फ्रम द स्टेट एज अ सिटिजन न्यूनतम आधारभूत आवश्यकताका सेवाहरू खाने पानी बिजुली सरसफाई यातायात सुविधा प्राप्त गर्नु मेरो राइट होला स्वस्थ वातावरणमा बाँच्नु पाउनु मेरो मौलिक हक होला रोजगारीको हक आवासको हक सामाजिक सुरक्षाको हक बालबालिकाको हक महिला सम्बन्धी हक शिक्षाको हक स्वास्थ्यको हक यस्तो खालका अधिकारहरू मैले फन्डामेन्टल राइटका रूपमा प्राप्त गर्छु होइन र राज्यले मलाई सुरक्षा दिनु संरक्षण गर्नु मेरो डिग्निटी र इज्जत प्रतिष्ठाको रक्षा गर्नु मेरो प्राइभेसीको रक्षा गर्नु यो राज्यको दायित्व हो मेरो हक हो भनेर सबै थाहा पाउनु पर्यो भने मेरो कर्तव्य के हो त्यो पनि थाहा पाउनु पर्यो होइन लको कम्प्लायन्स गर्नु मेरो कर्तव्य हो अनि पब्लिक प्रोपर्टीको कन्जर्भ गर्नु प्रोटेक्ट गर्नु मेरो कर्तव्य हो राज्यलाई परेका बखत सेवा गर्नु यो मेरो कर्तव्य हो राष्ट्रिय एकता अखण्डता स्वाधीनता यसको रक्षा गर्नु मेरो दायित्व हो त्यसपछि गएर सामाजिक सौहार्दता सहिष्णुता कायम गर्नु मेरो दायित्व हो कर्तव्य हो होइन यस्तो खालको कर्तव्य पनि पत्ता थाहा हुनु पर्यो अधिकार पनि थाहा हुनु पर्यो र पब्लिक एफेयर्सको बारेमा सार्वजनिक सरकारका विषयमा पनि के हुनु पर्यो ज्ञान हुनु पर्यो यो तिनवटा कुरा थाहा पाएको अवस्था चाहिँ के हो त भन्दा सिभिक अवेरनेस हो. जति सिभिक अवेरनेस भयो त्यति सिभिक इङ्गेजमेन्ट इफेक्टिभ हुन्छ. सिभिक इङ्गेजमेन्ट भनेको नागरिक संलग्नता केमा प्रान्तिक प्रक्रियामा उसले भोट हाल्दा विवेकपूर्ण तरिकाले हाल्छ मैले चुनेको मान्छेले भोलि देशमा कस्तो प्रभाव पार्छ कुन ठिक क्यान्डिडेट चुन्ने भन्ने कुन आइडियोलोजीका आधारमा भोट हाल्ने भन्ने कुरा निर्णय प्रक्रियामा सक्रिय रूपले सहभागी हुन सक्छ आफ्नो तर्क वितर्क आफ्नो हित आफ्नो वर्गको हित आफ्नो स्थानीयताको हित होइन आफ्नो स्वार्थको अभिवृद्धिका लागि ऊ सक्रिय रूपमा सहभागी हुन्छ. विकास निर्माण प्रक्रियामा ऊ सहभागी हुन सक्छ विवेकपूर्ण तरिकाले. नागरिक निगरानीमा ऊ सहभागी हुन्छ सार्वजनिक स्रोतको दुरुपयोग भएको छ कि छैन सदुपयोग भएको छ कि छैन सर्भिलेन्सको काम गर्छ वाचडगको काम गर्छ प्रेसर एडभोकेसी सिभिल सोसाइटी मेम्बरका रूपमा गर्न सक्छ सामाजिक सचेतना समाजको रूपान्तरण आधुनिकीकरण विभेद अन्धविश्वासको अन्त्यका लागि लड्न सक्छ ऊ परम्परागत सोचभन्दा बाहिर आउँछ. सो यस्तो र सेवा प्रवाहमा पनि एक्टिभ रूपले सहभागी हुन सक्छ लिगल प्रोसेसमा जाने हैसियत राख्छ एक्सेस टु जस्टिस न्याय प्राप्त गर्ने न्याय माग्न सक्न जाने जाने हैसियत राख्छ. त्यसैले गर्दाखेरि यो सिभिक अवेरनेस चाहिँ फर इम्प्रुभिङ डेमोक्रेसी गुड गभर्नेन्स and then maintaining control and check and balance to executive in the process of service delivery development resource mobilization yo kura ma ra protecting human rights ka lagi ra sarkar lai jaile pani watchdog karyak ma surveillance nagari bada civic surveillance garauna ka lagi civic awareness very important यो नागरिक सचेतना भनेको चाहिँ ज्यादै महत्त्वपूर्ण हुन्छ. त्यसैले नागरिक सचेतना लोकतन्त्रको आधारभूत पूर्व शर्त हो. जहाँ उच्च स्तरको नागरिक सचेतना हुन्छ त्यहाँ मात्रै लोकतन्त्र प्रवर्धन हुन सक्छ बलियो हुन सक्छ नभएदेखि हुन सक्दैन. देन हाउ यु क्यान प्रमोट सिभिक अवेरनेस अर हाउ यु क्यान इन्स्योर सिभिक अवेरनेस कसरी नागरिक सचेतना बढाउने त भन्दाखेरि एउटा त यसको मिन्स भनेको त सिभिक एजुकेसन हो. सिभिक एजुकेसन दुई किसिमको हुन्छ एउटा फर्मल अर्को इनफर्मल. फर्मल भनेको के हो विद्यालयीय र पाठ्यक्रम विश्वविद्यालय मार्फत दिइने शिक्षामा नागरिक शिक्षा नागरिक सचेतना जगाउने कार्यक्रम राख्नु. इनफर्मल भनेको राजनीतिक दलका गतिविधि नागरिक समाजका गतिविधि मिडिया शिष्य यो के भन्छ सामाजिक सञ्जालहरू परिवार विद्यालय समाज होइन आदि माध्यमबाट नागरिकलाई सिभिक अवेरनेस दिलाउनु त्यो चाहिँ इनफर्मल हो. त्यही चिजलाई हामीले पोइन्ट वाइज भन्दा सिभिक अवेरनेस कसरी कायम गर्न सकिन्छ भन्दा एउटा मेजर मेथड अथवा मिन्स भनेको चाहिँ सर्भिस लर्निङ भन्छ. पुटिङ स्टुडेन्ट्स इन टु द कम्युनिटी एट लार्ज भनेको तपाईँले सिक्दै गर्दा पढ्दै गर्दा अनि त्यो मानिसहरूलाई चाहिँ समाजमै इन्भल्भ गराएर त्यसरी टिचिङ त्यो स्टुडेन्ट इन द Bachelor of Development Studies, then bring them into the process of project selection, implementation, monitoring, evaluation, त्यो फिल्डमै समाजमै लग्यो भने बल्ल, इफ यु आर टिचिङ योर स्टुडेन्ट आन्थ्रोपोलोजी देन ब्रिङ देम इन टु द सोसाइटी टु स्टडी एक्सपिरियन्स इन्टरप्रेट द्याट होइन, त्यहाँबाट सिक्छ. डेभलप्ड कन्ट्रीहरूमा चाहिँ के गर्छ भने स्कुलकै विद्यार्थीलाई एक हप्ता तिमी बाटोमा गएर पार्कमा गएर डोनेसन सङ्कलन गर भनेर लगाउँछ होइन, अनि उनीहरू चाहिँ गएर डोनेसन सङ्कलन गर्छ, अर्को केही काम गरेर कमाऊ र त्यो डोनेट गर भन्छ, अनि यो ट्राफिक लाइटमा उभिएर रोकिने कारहरूको सिसा पुछेर उसले जति दिन्छ $1, $2, $50 सङ्कलन गरेर मैले यति ल्याएँ भनेर लिएर आउँछ. दिस इज वाट द सिभिक अवेरनेस इज. पैसा जेनेरेट गर्न कति जरुरी छ, त्यो पैसा कहाँ खर्च हुन्छ, अनि हामीले डोनेसन दिएकोले बच्चाको चाहिँ एजुकेसनलाई फन्डिङ हुन्छ वा कुपोषण लागेको बच्चालाई यो स्वस्थ जीवन दिनलाई मद्दत गर्छ भन्ने कुरा सिकाउनलाई यसरी सर्भिस लर्निङ सेवा गर्दै सिकाउने एउटा सिभिक अवेरनेस हो. भने अर्को सिभिक एक्सनमा नागरिक गतिविधिमा सहभागी गराउने तपाईँलाई अब केमा भन्दाखेरि चाहिँ यो पोलिटिकल मिटिङहरूमा सहभागी गरायो भने वडा स्तर गाउँ स्तर राजनीतिक मिटिङहरू हुन्छ नि दलका मिटिङहरू वा स्कुलमा स्टुडेन्ट युनियनका मिटिङहरू वा पार्टीको भातृ सङ्गठनका मिटिङहरू यस्ता राजनीतिक मिटिङहरूमा बस्नु भने तपाईँ सचेत हुनुहुन्छ इम्पावर्ड पनि हुनुहुन्छ र अवेरनेस जाग्छ भने त्यस्तै गरिकन अर्गनाइजिङ यो एन्ड रनिङ मिटिङ्स ऱ्यालिज प्रोटेस्ट होइन यो विभिन्न खाले बैठकहरू आयोजना गरेर ऱ्यालीहरू मार्च पासहरू विरोध सभाहरू शान्तिपूर्ण आन्दोलनहरू आयोजना गरेर र मान्छेलाई त्यसमा सहभागी गराएर भाषणहरू त्यो जुन आम सभाहरू गरेर त्यसमा नेताहरूको लिडरहरूको भाषण सुनेर त्यसले पनि सचेतना बढाइदिन्छ होइन. फन्ड ड्राइभ्स भन्छ यो फन्ड रेज गर्ने कुरा र यो कोष सङ्कलन वा मान्छेहरूबाट 1 पैसा 2 पैसा 50 रुपियाँ 100 रुपियाँ सङ्कलन गरेर होइन त्यो कुनै दान दातव्य वा कल्याणका लागि खर्च गर्न होइन सिग्नेचर ग्यादरिङ हुन्छ नि यो हस्ताक्षर सङ्कलन र बुझाउने यस्ता खालका अभियानहरू है गरेर के गर्न सकिन्छ सिभिक एक्सन मार्फत पनि नागरिक शिक्षा अथवा नागरिक क्रियाकलाप गतिविधिहरू गरेर सिभिक एजुकेसन थ्रु डिस्कसन छलफल अन्तर्क्रिया गोष्ठी युवाहरूको क्लब बाल सञ्जाल होइन आमाहरूको यो के भन्छ आमा समूह अथवा किशोरी समूह वा पछाडि परेका वर्ग समूहको अभिमुखीकरण कार्यक्रमहरू होइन ओरिएन्टेसन अवेरनेस क्लासेसहरू यस्तो डिस्कसन मार्फत पनि सिभिक अवेरनेस इफ यु आर रेगुलरली पार्टिसिपेट इन ए टिसअप वेयर देयर इज कन्टिन्युस पोलिटिकल डिस्कसन त्यसले पनि तपाईँलाई अवेर गराउँछ. मार्टिन चौतारी भन्ने जस्ता यस्ता खालका फोरमहरू हुन्छन् जसमा छलफल हुन्छ बहस हुन्छ त्यसमा सहभागी भएर पनि यु क्यान बी अवेर. टेलिभिजनको बहस हेरेर रेडियोको बहस सुनेर त्यसले पनि अवेर गराउन सक्छ. त्यसैले डिस्कसन थ्रु सिभिक एजुकेसन स्कुल एज ए कम्युनिटी बाई युजिङ स्कुल एज ए कम्युनिटी वा समुदायका रूपमा विद्यालयको विकास गरेर त्यहाँबाट पनि सिभिक एजुकेसन दिलाउन सकिन्छ. अर्को चाहिँ यो लिबरेसन पेडागोजी भन्छ यो नलेज कम्स ओन्ली फ्रम दि इन्भेन्सन एन्ड रि इन्भेन्सन एन्ड दि पर्पिचुअल इन्क्वायरी अफ द वर्ल्ड स्टुडेन्ट सुड बी लिबरेटेड देमसेल्भ फ्रम अपरेसन. यो भनेको चाहिँ के हो भने सिकाइ विधिलाई स्वतन्त्र स्वर दिएर आफैले स्व अध्ययनलाई दिएर जस्तो तपाईँले खालि पाठ्यक्रम घोकाएर कण्ठ गराएर होइन कि त्योभन्दा बाहिर व्यवहारिक कुराबाट तिमीले सिक नयाँ इन्भेन्सन लिएर आऊ नयाँ इनोभेटिभ आइडिया लिएर आऊ भनेर लिबरल खालको टिचिङ मेथड अवलम्बन गरेर स्वतन्त्र विद्यार्थीको आत्मा संलग्नतामा आधारित र इनोभेसन क्रिएटिभिटी इन्भेन्सनमा आधारित टिचिङ मेथडले पनि के गर्छ सिभिक अवेरनेस लगाउँछ भने कस्मोपोलिटन एजुकेसन भनेको चाहिँ ग्लोबल अवेरनेस एन्ड कस्मोपोलिटन सेन्सिटिभिटी. Don't teach your student or don't teach people about the system of your country only, about a religion on which they are concerned with, or a culture, or a ethnic tradition. त्यो कुनै जातीय पहिचान वा परम्परा समाजको परम्परा देशको शासन प्रणाली राजा महाराजा त्यहाँको शासनको त्यो प्रतिको भक्त त्यो मात्रै गुणगान मात्रै नसिकाएर विश्व सिकाऊ संसारमा के भइराखेको छ अर्को देशको शासन प्रणाली के छ हामी कहाँ के छ हिन्दूले कस्तो खालको बिहेभियर एटिच्युड नर्म्स एन्ड भ्यालुज फलो गर्छ क्रिस्चियनिटीको कस्तो छ मुस्लिमको कस्तो छ अनि नेपालमा कस्तो खालको रिचुअलहरू छ इन्डियामा त्यही चिज कस्तो छ अर्को देशमा त्यही चिज कस्तो छ तपाईँले एउटा ठाउँको एउटा चिज वस्तुलाई मात्र हेरेर गेन गरेको नलेज अत्यन्तै न्यारो हुन्छ न्यारो हुन्छ. ए हिन्दू नै तपाईँले यहाँ हामी बडा दशैँ भनेर मान्छौँ बडा दशैँ हिन्दूहरूको महान चाड भन्छौँ बट द्याट इज नट सो इम्पोर्टेन्ट टिका लगाउने यो भन्दा इन्डियामा भयो भने फेरि उनीहरूको दुर्गा पूजा भन्ने अर्को महत्त्वपूर्ण हुन्छ, हामीले पनि दुर्गा पूजा त गर्छौँ होइन, तर त्यो बडा दसैँमा हाम्रो सबभन्दा बढी सेलिब्रेसन चाहिँ टिका होइन, टिका लगाउने आशीर्वाद लिने त्यो बढी हुन्छ भने त्यहाँ छैन. अर्को देश मरिसस भन्ने एउटा देश छ, 70-80% हिन्दूहरू छन्, उनीहरूले चाहिँ शिवरात्रिमा 6-7 दिनसम्म पुरै मनाउँछन्. भनेपछि इट डिपेन्ड्स एकर्डिङ टु द लोकल कल्चर, त्यही धर्ममा पनि फरक फरक अप्रोचबाट त्यसको प्रयोग गरिराखेका हुन्छ भन्ने कुरा बियोन्ड द बक्स गएर सिकाउनु पऱ्यो. हाम्रो देशको शासन प्रणाली यो छ, यही ठिक. पहिला पहिला हामीले त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ भनेर पढ्यौँ होइन, अनि राजाको वीर गाथा पढ्यौँ, यसरी वीरेन्द्र हिँडे, कोदोको रोटी खान दिन, यो भयो त्यो भयो, पृथ्वीनारायण शाहले बिचबाट खान थाले त्यही भएर हारेको, यसो गर्नुपर्छ भनेर सिकाइन् भन्ने कथाहरू पढ्यौँ. हामीलाई लाग्यो कि सारा संसार हाम्रा राजाहरू नै विष्णुको अवतार, योभन्दा ठुला केही छैनन्, संसार यति मात्रै हो. तर त्योभन्दा बियोन्ड गएर अमेरिकामा के छ, बेलायतमा के छ, यो कुरा पनि सिकायो भने देन वानले तपाईँको होराइजन अफ अवेरनेस चाहिँ ब्रोडर हुन्छ. आफ्नो अब हामी कहाँ समस्या के छ भने पार्टीहरूले क्याडरिजम के मार्क्सिजम पढाएपछि सबै त्यही त्यही त्यही त्यही पढेर गएपछि अल्टरनेटिभ थट नै डेभलप हुँदैन, अनि त्यही हिसाबले राज्य चलाउने हुन्छ र क्रिटिकल थट हुँदैन, अवेरनेसको लेभल कम हुन्छ. तर सँगसँगै मार्क्सिजम सँगसँगै क्यापिटालिजम, अरू खालको लिबरल डेमोक्रेटिक थट भनेको के हो, कुन कुन देशमा यो के छ, कहाँ कति भयो, मार्क्सिजमले कति प्रगति भयो, वा यो क्यापिटालिजमको कति विकृति छन्, क्रिटिकल्ली बियोन्ड द बक्स गरेर हेर्नु पऱ्यो तपाईँले, अनि मात्रै अवेरनेस बढ्छ. पोलिटिकल टोलरेन्स डिफरेन्सेसलाई एक्सेप्ट गर्ने, संसार यस्तै हो भन्ने कुरा चाहिँ त्यसपछि मात्रै बुझिन्छ, न कि यो चाहिँ लिमिटेड एजुकेसन होइन, कस्मोपोलिटन एजुकेसन. ग्लोबल विषयमा अवेरनेस हुनु पऱ्यो, युनिभर्सल, नट टु ए कुनै एउटा रेस अथवा बोर्डर योभित्र रहेर मात्रै सिक्नु भएन. त्यो पनि अर्को हो भने अर्को चाहिँ सोसल एन्ड पोलिटिकल क्याम्पेनिङ, सामाजिक अभियानहरू चलाएर, राजनीतिक अभियानहरू चलाएर, अनि मिडिया, इलेक्ट्रोनिक र प्रिन्ट, सोसल मिडिया यिनीहरूको उपयोग गरेर हामीले के गर्न सक्छौँ, सिभिक अवेरनेस जगाउन सक्छौँ. देन वाट ह्यापन्स, वाइ डु वी निड सिभिक अवेरनेस, वाट आर द कन्सिक्वेन्सेस, यसको प्रभाव, महत्त्व, औचित्य, त्यसबाट के लाभ प्राप्त हुन्छ, फाइदा के हो भन्दा सबभन्दा महत्त्वपूर्ण कुरा पोलिटिकल टोलरेन्स, आम मानिसमा राजनीतिक सहिष्णुता जगाउनु, फरक विचारलाई स्वीकार्ने, अर्काको विचार सुन्ने बित्तिकै झनक्क रिसाएर मुक्का हाना हान्न नपुग्ने खालको, फरक विचारलाई टोलरेट गर्ने क्षमता, त्यो डेमोक्रेसीको मूल मर्मै यही हो. त्यसैले इट इन्हान्सेस पोलिटिकल टोलरेन्स, राजनीतिक सहिष्णुता, ट्रस्ट इन डेमोक्रेटिक इन्स्टिट्युसन, मान्छेलाई प्रजातान्त्रिक संस्थाहरूप्रति विश्वास बढ्छ. सिभिक अवेरनेस भयो भने कस्म के कम्प्लायन्स अफ रुल अफ ल, विधिको शासनको परिपालना हुन्छ, आम नागरिकले त्यसको पालना गर्छन्, हायर सिभिक अवेरनेस, यसले गर्दाखेरि नागरिकको चेतनाको स्तर उच्च हुन्छ, र अर्को चाहिँ एक्सर्साइज अफ सिभिक राइट्स एन्ड ड्युटिज, नागरिकले आफ्नो अधिकारको प्रयोग गर्छन् भने कर्तव्य पनि पालना गर्छन् सिभिक अवेरनेसबाट. वेल फङ्सनिङ डेमोक्रेटिक सिस्टम, द मोर द सिटिजन्स आर अवेर अन सिभिक एजुकेसन देन द डेमोक्रेसी फङ्सन्स वेल. त्यसैले यो डेमोक्रेटिक फङ्सनिङ भनेको लोकतान्त्रिक क्रियाशीलता बढ्छ सिभिक अवेरनेसले गर्दाखेरि. अर्को इफेक्टिभ पोलिटिकल प्रोसेस, राजनीतिक प्रणाली चाहिँ अर्थपूर्ण र प्रभावकारी हुन्छ, किनभने विवेकपूर्ण तरिकाले राजनीतिक छनौट, भोट हाल्ने, सक्रिय रूपमा सहभागी हुने हुन्छन् नागरिकहरू. स्ट्रङ नेसनल युनिटी एन्ड इन्टिग्रिटी, राष्ट्रिय एकता र अखण्डता बलियो हुन्छ सिभिक अवेरनेसले होइन, राष्ट्रिय एकता अखण्डता, बेटर डिसिप्लिन एन्ड सोसल अर्डर, सामाजिक अनुशासन र यो के भन्छ व्यवस्था कायम गर्न सजिलो हुन्छ, अनुशासन र व्यवस्था कायम गर्नका लागि. बेटर कन्डिसन अफ ह्युमन राइट्स, मानव अधिकारको रक्षा गर्न सहज हुन्छ. मिनिङफुल सिभिक इङ्गेजमेन्ट, हरेक प्रक्रियामा नागरिकको अर्थपूर्ण सहभागिता बढाउन सकिन्छ. सो दिज आर द इम्पोर्टेन्स अथवा दिज आर द कन्सिक्वेन्सेस, दिज आर द अब्जेक्टिभ पनि हो, उद्देश्य, महत्त्व, परिणाम, प्रभाव त्यही नै हो. अब सिभिक एजुकेसनमा चाहिँ सिभिक नलेज, सिभिक स्किल र सिभिक डिस्पोजिसन भन्छ, नागरिक ज्ञान हुने एउटा सिभिक नलेज हो, के मेरो अधिकार, के कर्तव्य, के गर्नुहुन्छ, के हुँदैन, के ठिक, के बेठिक, के नैतिक, के अनैतिक आदि कुरा यो बुझ्ने सिभिक नलेज हो. त्यसलाई प्र्याक्टिस गर्ने सिप चाहिँ सिभिक स्किल हो भने त्यसको डिसिमिनेसन व्यवहारमा उतार्ने कुरा चाहिँ के हो, सिभिक डिस्पोजिसन हो. त्यसैले नागरिक ज्ञान, नागरिक सिप र त्यसको जीवनमा प्रयोग, यो तिनवटा कम्पोनेन्टहरू हुन्छन् नागरिक शिक्षा वा नागरिक सचेतनाका होइन. सिभिक अवेरनेस दे हेभ सर्टेन प्रिन्सिपल, यो जहाजमा एकचोटि उपसचिवलाई आएको थियो, नागरिक शिक्षाका वा नागरिक सचेतनाका सिद्धान्तहरू के हुन्छ, प्रिन्सिपल अफ सिभिक रेस्पोन्सिबिलिटी, नागरिक उत्तरदायित्वको सिद्धान्त, स्टेट अब्लिगेसन राज्यको दायित्वको सिद्धान्त, इन्फर्मड पार्टिसिपेसन सुशिक्षित सहभागिताको सिद्धान्त, सूचना जानकारी ज्ञान प्राप्त गरेर मात्रै सहभागी हुने सुशिक्षित सहभागिताको सिद्धान्त, पोलिटिकल पार्टिसिपेसन राजनीतिक सहभागिता राजनीतिमा सक्रिय सहभागिताको सिद्धान्त, सिभिक इङ्गेजमेन्ट नागरिक संलग्नताको सिद्धान्त केमा सर्भिस डेलिभरी डेभलपमेन्ट पोलिटिकल प्रोसेसमा नागरिक सहभागिताको सिद्धान्त, सिभिक राइट्स नागरिकको अधिकारको सिद्धान्त है प्रिन्सिपल अफ सिभिक राइट्स, अनि कम्प्लायन्स अफ रुल अफ ल विधिको शासनको सिद्धान्त परिपालनको सिद्धान्त, प्रिन्सिपल अफ सोसल प्लुरालिजम सामाजिक बहुलताको सिद्धान्त इट हेल्प्स पिपुल एक्सेप्टिङ प्लुरालिस्टिक सोसाइटी एन्ड प्लुरल क्यारेक्टर अफ सोसाइटी सामाजिक बहुलवादको सिद्धान्त, कन्स्ट्रक्टिभ सोल्युसन अफ सोसल डिफरेन्सेस सामाजिक विवादहरूको यो के भन्छ सृजनशील समाधानको सिद्धान्त सामाजिक विवादहरूको अथवा भिन्नता मत भिन्नताहरूको सृजनशील समाधानको सिद्धान्त र डेभलपमेन्ट अफ सिभिल सोसाइटी यो चाहिँ नागरिक समाजको विकासको सिद्धान्त यी सिद्धान्तहरूमा आधारित हुन्छ नागरिक सचेतना त्यो भयो भने यी सिद्धान्तको परिपालना हुन्छ भन्ने उद्देश्य चाहिँ नागरिकलाई उनीहरूको कर्तव्य र अधिकारबारे सचेत वा बोध गराउनु र आन्तरिक प्रणाली र संरचनाबारे जानकारी गराउनु लोकतान्त्रिक मूल्य मान्यता संस्था र नियमको बारेमा सचेतना बढाउनु होइन लोकतान्त्रिक प्रक्रियामा उसको सहभागिता अभिवृद्धि गर्नु नागरिकको र राजनीतिक सहिष्णुता कानुनी परिपालना र लोकतान्त्रिक पद्धतिप्रतिको विश्वास अभिवृद्धि गर्नु यस्ता खालका चाहिँ उद्देश्यहरू हुन्छन् नागरिक सचेतनाका र नागरिक शिक्षा त्यो सचेतनाको माध्यम हो त्यसका दुईवटा ढाँचा अघि नै भनिहालेँ मैले फर्मल अप्रोच र यो इनफर्मल अप्रोच भन्ने दुई किसिमको हुन्छ फर्मल भनेको विद्यालय शैक्षिक निकाय पाठ्यक्रम यिनीहरूमा प्रदान गर्ने इनफर्मल र एडल्ट एजुकेसन अनौपचारिक भनेको एउटा एडल्ट एजुकेसनै हो अर्को चाहिँ पोलिटिकल क्याम्पेनिङ सोसल मुभमेन्ट अनि फ्यामिली इन्भाइरोमेन्ट सोसाइटी अनि कल्चरल सोसल इन्टरेक्सन होइन मिडिया सिभिल सोसाइटी मोबिलाइजेसन यिनीहरू मार्फत नागरिक शिक्षा जगाउने कुरा चाहिँ इनफर्मल भयो अप्रोचेस भयो यसरी. अब नेपालको सन्दर्भमा नागरिक सचेतनाको कुरा गर्ने हो भने चाहिँ खास गरी 2028 सालपछि कक्षा 9-10 नागरिक जीवन विषयलाई पाठ्यक्रमका रूपमा ल्याइयो, उच्च माध्यमिक तहमा नेपाल परीक्षालाई पाठ्यक्रमका रूपमा समावेश गरियो. अहिले त्यो चाहिँ उच्च माध्यमिक भन्ने छैन, त्यो माध्यमिकै भयो त्यो बेलाको कुरा. र प्राथमिक तहदेखि नै सामाजिक शिक्षालाई कम्पलसरी विषयका रूपमा पढाइएको छ. सामाजिक शिक्षा हेर्नुभयो भने यसमा नागरिकको कर्तव्य अधिकार राजनीतिक प्रणाली संरचना पोलिटिकल प्रोसेस यो सबै कुरा सिकाएको हुन्छ. दिजवलाल सिभिक एजुकेसन एन्ड सिभिक अवेरनेस निर्वाचन पूर्व मतदाता शिक्षा दिने चलनका अधिकार होइन यो भोटर्स एजुकेसनको कार्यक्रमहरू हुन्छ. संविधानमा राज्यको दायित्व र नागरिकका मौलिक हकै व्यवस्था गरिएको छ अनि कर्तव्यको पनि व्यवस्था गरिएको छ होइन. अनि त्यस्तै गरिकन यो राजनीतिक प्रक्रियामा नागरिक समाजको भूमिका हामी कहाँ महत्त्वपूर्ण रहेको छ, नागरिक चेतना सशक्तिकरण जस्ता विभिन्न कार्यक्रमहरू हामीले सरकार आफैले नागरिक समाजसँग मिडिया मोबिलाइजेसन गरेर सञ्चालन गरेको छ. सञ्चार जगतले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ. दि मिडिया हेज अल्सो ए भाइटल रोल इन इम्प्रुभिङ सिभिक अवेरनेस. राजनीतिक दल तिनका भागिनी सङ्गठनहरूले तल्लो तहसम्म पोलिटिकल गतिविधि गर्छन्. हाम्रो सिभिक अवेरनेस खास गरिकन माओिस्ट मुभमेन्ट पछि र दोस्रो जनआन्दोलन आदि पछि स्थानीय स्वायत्त शासनको अभ्यास पछि अहिले स्थानीय सरकारमा समावेशी ताको प्रयोग गरेपछि बढी बढेको छ सिभिक अवेरनेसहरू. त्यसले पोलिटिकल मुभमेन्ट र पोलिटिक्सका सिस्टर अर्गनाइजेसनका मुभमेन्टले पनि यसलाई बढाएको छ. अहिले पछिल्लो समयमा सामाजिक सञ्जालहरू त्यस्तै गरिकन नागरिक समाज बुद्धिजीवी गैर सरकारी संस्था व्यावसायिक सङ्गठन समुदायमा आधारित सङ्गठन पेसागत संस्था र समूहहरू अन्तर्राष्ट्रिय जगत आदिले के गरेको छ नागरिक सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ. इभन दो there are many weaknesses or the problem in civic awareness in Nepal त्यस्तो चाहिँ शैक्षिक पाठ्यक्रममा नैतिक शिक्षा छैन, हामीले हरायौँ. समाज नैतिक रूपले च्युत वा र असम्मुख हुनुको मूल कारण चाहिँ एब्सेन्स अफ मोरल एजुकेसन इन रेगुलर फर्मल एजुकेसन अफ गभर्मेन्ट इन करिकुला. अनि अर्को चाहिँ राजनीतिक दलका गतिविधि खालि चुनावमा हो, त्यो पछि जाँदै जाँदैन, तल्लो तहसम्म पुग्दैन, त्यसले गर्दा सिभिक अवेरनेसले निरन्तरता पाएको छैन. व्यक्त गरिबी र अशिक्षाले गर्दा नागरिकको चेतनाको स्तर कमजोर छ, पोभर्टी एन्ड यो इलिट्रेसी. कानुनको पालना र राष्ट्रपतिको कर्तव्य र वफादारिताको बोध कम छ. पिपुल अलवेज वन्ट टु ब्रिच द ल रादर देन कम्प्लायन्स इट. वी अलवेज वान्ट टु बी फ्री राइडर रादर देन कम्प्लाई द ल. त्यसैले कानुन उल्लङ्घन गर्ने प्रवृत्ति धेरै छ. भोलि शुक्रबार साढे 3 बजे भ्याउनु हुन्छ नि तपाईँ भ्याउनु हुन्छ नि. भोलि साढे 3 बजे क्लास हुन्छ. कति बस्छ हजुर? कति बस्छ मलाई? 7 बज्छ. साढे 3 कि साढे 3 दुईटा क्लास हुन्छ ल भोलि. ओके, यसरी यस्ता विभिन्न खाले चाहिँ हाम्रो कमजोरी नागरिक समाजको भूमिका प्रभावकारी छैन, मिडियाको आदि इत्यादि यस्ता खालका विकनेसेसहरू छन् सिभिक अवेरनेसमा. र जनताको कर्तव्य र जिम्मेवारी पनि संविधानले तोकेको छ. कुनै पनि व्यक्ति कुनै मुलुकको सदस्य भएपछि त्यो सदस्यताको कन्ट्राक्टका प्रोसेसमा उसको अधिकार मात्रै सिर्जना हुँदैन, उसले राज्यप्रति पुरा गर्नुपर्ने दायित्व र कर्तव्य पनि परिभाषित गरेको हुन्छ. त्यस्तो जिम्मेवारीलाई हामी राज्यप्रतिको जिम्मेवारी, कर्तव्य, दायित्व भनेर भन्छौँ. हाम्रो संविधानले राज्यको दायित्व पनि तोकेको छ अनि नागरिकको कर्तव्य पनि तोकेको छ. अब त्यस्ता कर्तव्य र जिम्मेवारी चाहिँ थ्योरेटिकल्ली भन्दा चाहिँ राज्यका कानुनको पालना गर्ने, राष्ट्रिय एकता अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, राष्ट्रिय हित र प्रतिष्ठाको अभिवृद्धि गर्ने, जहिले पनि विदेशमा गएर आफ्नो देशको हित विपरीत कुरा गर्ने वा देशलाई घृणा गर्ने, घृणा उब्जाउने कुरा गर्ने पाइन्न. त्यो कर्तव्य कि मेरो देश राम्रो छ, हाम्रो देश प्रतिष्ठावान छ भन्ने, सामाजिक सौहार्दता, सहिष्णुता, एकताको सम्वर्धन गर्ने सकेसम्म हरेक इन्डिभिजुअलले, सरकारका काम कारवाहीमा सकेसम्म सहयोग र सहजीकरण गर्ने, सार्वजनिक स्रोतको मितव्यय सदुपयोग गर्ने, त्यसको दुरुपयोग हुन नदिने, आवश्यक पर्दा राज्यको सेवा गर्ने, यस्ता खालका नागरिकका कर्तव्य र जिम्मेवारी हुन्छन्. हाम्रो संविधानले चाहिँ चारवटा तोकेको छ. राष्ट्रपति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वजनिक सत्ता र अखण्डताको रक्षा गर्न हाम्रो पहिलो कर्तव्य हो. संविधानका कानुनको पालना गर्नु दोस्रो कर्तव्य हो. राज्यले चाह्यो भने अनिवार्य रूपमा सेवा गर्नु अर्को कर्तव्य हो भने सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु पनि नागरिकका कर्तव्य हुन् भनेर धारा 48 जनताका कर्तव्य हो यसरी चाहिँ तोकेको अवस्था छ. होइन, यो चाहिँ सिभिक अवेरनेस. सिभिक अवेरनेस नाउ कन्क्लुजनमा के भन्न सकिन्छ, इट इज ए पोलिटिकल अवेरनेस रहेछ. खासमा पोलिटिकल एजुकेसन रहेछ, विच इन्स्योर्स पिपुल दे नो अबाउट देयर राइट्स एन्ड ड्युटिज एन्ड दे कम्प्लाई द ड्युटिज एन्ड दे फाइट फर द राइट्स एन्ड दे इन्गेज इन पोलिटिकल डेभलपमेन्टल एन्ड सर्भिस डेलिभरी प्रोसेस effectively and functionally, and that promotes democracy, strengthens democracy. So, यस्तो पद्धतिलाई चाहिँ हामी नागरिक सचेतना भनेर भन्दा रहेछ. अब नागरिक सचेतना नागरिक शिक्षामा के फरक छ? सुरुमै भने मैले होइन, नागरिक शिक्षा मिन्स हो, सचेतना इन्स हो. शिक्षाले तपाईँलाई सचेत बनाउँछ है. त्यसको नागरिक सचेतना हुन हामीले शिक्षाको प्रयोग गर्छौँ. शिक्षा दुइटा एउटा फर्मल, अर्को इन्फर्मल भनेर मैले सबै कुरा भने कतिको तपाईँहरूले ध्यान दिनुभयो भन्ने कुरा. अब एकदमै सिम्पल तर जाँचमा धेरै आउने यो टपिकबाट कानुनका स्रोतहरू भन्ने चाहिँ इट्स भेरी सिम्पल टेक्निक, भेरी सिम्पली. धेरै विद्वान पनि नहुनुहोस्, धेरै विद्वान भयो भने फेरि शाखाधिकृत भइन्न. विद्वान र शाखाधिकृत फरक कुरा हो है. त्यसैले चाहिने जति कुरा टक्रक्क गोली बनाएर फुत्रुक्क खाने हो. पास गर्ने, पास गरेपछि जति विद्वान भए पनि हुन्छ, पास नगर्नु जुन तपाईँ जति जान्ने भए पनि केही अर्थ छैन. त्यसैले सिम्पल के एकदम बिइङ ए नन ल ब्याकग्राउन्ड स्टुडेन्टको हिसाबले सोच्नुहोस् र जसले ल पढाएको छ त्यसले पनि त्योभन्दा बाहिर आएर सोच्नुहोस्. धेरै त्यो डिसिप्लिनभित्र गएर लेख्यो भने चाहिनेभन्दा बढी हुन्छ. एक नम्बरभन्दा अगाडि नाम आउँछ, एक नम्बरभन्दा पछाडिको त निस्किँदैन नि. त्योभन्दा अति राम्रो भएपछि एक नम्बरभन्दा उता राख्नु पऱ्यो, 0.075 यस्तो राख्नुपर्ने हुन्छ. त्यहाँ एक नम्बरदेखि मात्रै निस्किन्छ नाम होइन. सो बी केयरफुल अन द्याट. त्यसैले कानुनका स्रोत भनेको कानुन जहाँबाट निसृत हुन्छ, कानुनको उद्गम स्थलै के हो, कानुनका स्रोत हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ. कानुनका स्रोतलाई प्राथमिक र माध्यमिक गरेर छुट्याउन सकिन्छ. प्राइमरी सोर्सेस अफ ल एन्ड सेकेन्डरी सोर्सेस अफ ल. प्राइमरीमा विधायन, विधायन भनेको प्रोसेस अफ मेकिङ ल बाई लेजिस्लेटिभ. यो विधायिकाबाट कानुन बनाउने प्रक्रियालाई हामी विधायन भन्छौँ. र मूल कानुनको स्रोत भनेकै त्यही हो, पार्लियामेन्ट मेक्स द ल. द्याट प्रोसेस इज कल लेजिस्लेसन एन्ड इट सेल्फ इज द प्राइमरी एन्ड फर्स्ट एन्ड मोस्ट इम्पोर्टेन्ट सोर्सेस अफ ल. तर सबैभरि ल बिना कुनै आधार पार्लियामेन्टले त बनाउँदैन. इट टेक्स सम र थिङ्स ओर द रुल्स द्याट अलरेडी एक्जिस्ट इन द सोसाइटी. भ्याकुममा कानुन बन्दैन. त्यसैले अर्को प्राइमरी सोर्स भनेको चाहिँ के हो त भन्दा प्रथा हो. प्रथा भनेको लामो समयदेखि समाजमा चलिआएको चाल चलन परम्परा, त्यसलाई प्रथा भनेर भन्छ. हो त्यो प्रथा. त्यसपछि कहिलेकाहीँ कानुन छैन, कुनै विषयको फैसला गर्नु पर्यो भने न्यायाधीशले आफूमा भएको ज्ञान, प्राकृतिक न्यायका सिद्धान्त, अन्तर्राष्ट्रिय अभ्यास र अवस्था र परिस्थितिको विश्लेषणका आधारमा कानुन जन्माइदिन्छ वा निश्चित फैसला गर्छ, त्यसलाई हामी प्रेसिडेन्स भन्छौँ, नजिर भन्छौँ। र नजिर कानुन नबनुन् जेल कानुन सरह जस्तै लागू हुन्छ, र त्यस्तै समान प्रकृतिको केसमा अर्को न्यायाधीशले प्रिभियस त्यो उसलाई प्रेसिडेन्सलाई आधार मानेर एकै प्रकृतिको फैसला गर्नुहुन्छ, तर पार्लियामेन्टले त्यो नजिरलाई कानुनमा इन्कर्पोरेट गर्छ र कानुन बन्न जान्छ नजिकपछि। त्यसैले यो लिगल भोइडनेसको अवस्थामा जजको एक्सप्लानेसनबाट जुन कुनै निश्चित नीति बन्छ त्यो चाहिँ नजिर हो, र नजिर पनि के हो भन्दा कानुनको स्रोत हो। यो कमनवेल्थ लहरू हेर्नुभयो भने मस्ट अफ देम आर जज मेड ल, न्यायाधीश निर्मित कानुन भनेर भनिन्छ नजिरलाई। नजिरका आधारमा बनेका कानुन चाहिँ जज मेड ल। किन जज मेड भन्दा नजिर इज प्रोपाउन्डेड अफ द एक्सप्लानेसन अर द इन्टरप्रिटेसन अफ के भन्छ जज, होइन, त्यसका आधारमा। अर्को चाहिँ यो पक्षहरू बिचको करार अथवा प्रतिज्ञात्मक कानुन भनेर भन्छ। इफ देयर आर टु पार्टिज, दे हेभ ए कन्ट्राक्ट विथ इच अदर, दे फर्म देयर रुल देमसेल्फ एन्ड द कन्ट्राक्ट कन्डिसन विल बी बेस्ड अन देयर कन्ट्राक्ट पेपर, त्यसलाई यो करार कानुन भनेर भन्छ। करार पनि के हो त भन्दा कानुनको स्रोत हो, त्यो करारका पक्षरत पक्षहरूका बिचमा करारकै नियमै कानुन सरह लागू हुन्छन्, होइन। अर्को चाहिँ अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू पनि कानुनका प्राथमिक स्रोत हुन्। वी क्यान नट मेक ए ल इन द कन्ट्री द्याट इज अगेन्स्ट दि इन्टरनेसनल कन्भेन्सन एन्ड ट्रिटी, बट इफ वी हेभ रेटिफाइड देन, होइन, तिनीहरूलाई हामीले अनुमोदन गरेका छौँ भने तिनीहरूसँग बाजिने गरेर बनाउन सक्दैनौँ। त्यसैले तिनीहरूमा आधारित गरेर हामीले कानुन टिटको कार्यान्वयन गर्ने गरी नेसनल ल बनाउनु पर्दछ। सो दिज आर दि फाइभ यो प्राइमरी सोर्सेस अफ ल, बट देयर आर मेनी सेकेन्डरी सोर्सेस, धर्म, धर्म ग्रन्थ र स्तुति ग्रन्थहरू, त्यहाँ भएका राम्रा कुराहरूलाई समाजले नियमका रूपमा प्रयोग गर्दै आएको हुन्छ, र पछि कानुन बनाउँदाखेरि तिनीहरूलाई क्रमशः कानुनले अनुसरण गर्दै जान्छ, होइन। अनि त्यसपछि ऐतिहासिक दस्तावेजहरू, हिस्टोरिकल डकुमेन्ट्स इटसेल्फ क्यान बी रिसोर्स, सेकेन्डरी सोर्स अफ ल, कानुनी विज्ञका लेख रचनाहरू तिनीहरू पनि हुनसक्छन्, कानुनविद र प्राज्ञिकका अनुसन्धानका निष्कर्षहरू, फाइन्डिङ्स अफ द रिसर्च अफ लिगल एक्सपर्ट्स एन्ड एकाडेमिसियन्स, अनि विदेशी अदालतका निर्णयहरू, सेम कन्टेक्स्ट, सेम सिनारियो र सेम सब्जेक्ट म्याटरमा हाउ द इन्टरनेसनल कोर्ट ह्याभ बिन डिसाइडेड, होइन, हो, तिनीहरू पनि के भन्छ माध्यमिक स्रोत अथवा सेकेन्डरी सोर्सका रूपमा मानिन्छ। सो दिज आर द सोर्सेस, कहिले कहाँ टपकै यही आउँछ, भेरी सिम्पल, यसलाई चाहिँ कन्डक्ट गर्नुपर्छ र त्यतिकै पनि आइहाल्छ तपाईँलाई। अब कहिले काहीँ मैले देखाएको छु नजिर किन महत्त्वपूर्ण स्रोत हो कानुनको भनेर, वाइ नजिर इज भेरी इम्पोर्टेन्ट सोर्स अफ ल, अनि अरू कानुनभन्दा पनि यो किन बढी उपयुक्त अथवा फ्लेक्जिबल अथवा यो सहज हुन्छ भन्ने खालको क्वेसन आयो भने चाहिँ नजिरका केही क्यारेक्टरिस्टिक्सहरू हुन्छन्। एउटा क्यारेक्टरिस्टिक्स भनेको फ्लेक्जिबिलिटी, लचकता। नजिर सिर्जना गर्नमा न्यायाधीश कानुनको लेटर एन्ड स्पिरिटमा बाँधिँदैन, र न्याय दिनका लागि उसले आफ्नो विवेक, अन्तर्राष्ट्रिय अभ्यास, सर्वमान्य यो प्राकृतिक न्यायका सिद्धान्त आदिलाई हेरेर फैसला गर्न सक्छ। तर कहिलेकाहीँ के हुन्छ भने कानुन भनेको तपाईँले देख्नु भएको छ पट्टी बाँधेको हुन्छ र तराजु राखेको हुन्छ, आज पनि त्यो तराजुको एउटा तल अर्को माथि हुन्छ, त्यो एउटै हुँदैन, होइन। अनि किनभने त्यो कन्साइन्स अफ द जजले कहिलेकाहीँ काम गरिरहन्छ, इन्फ्लुएन्स टु द जजले काम गरिरहन्छ। हाम्रोमा त जजै कसैले अपोइन्ट गर्छ भने त्यो अपोइन्ट गर्दा रोजगारदाताप्रति लोयल हुने जोखिम पनि रहन्छ, त्यस्तो खालको आलोचना पनि हामी कहाँ आउँछ, होइन। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ कानुनले कसरी फैसला गर्छ त भन्दा, कोही यो चाहिँ के भन्छ लागु औषधमा जेल पर्यो, अनि त्यसपछि त्यो दाबी गर्नेले चाहिँ के भन्यो भने यसको बायाँ जुत्तामा लागु औषध चाहिँ भेटियो हेर्दा भनेर गर्यो, पछि इन्भेस्टिगेसन गर्दा बायाँमा थिएन त्यो दायाँमा थियो भने अब न्यायाधीशले के फैसला गर्छ त भन्दा, दाबी गरेको चाहिँ बायाँ जुत्तामा होइन दायाँ जुत्तामा चाहिँ लागु औषध रहेको देखियो, त्यसैले निजलाई उसको दाबी पुग्दैन, त्यसैले सफाइ दिनु उपयुक्त हुन्छ भन्छ। निजामती सेवा ऐनमा एउटा प्रोभिजन छ, म जिल्लामा गएँ अनुगमन गर्न, अनि जिल्ला विकास समितिको कार्यालय भन्ने थियो त्यति बेला, अहिले जिल्ला समन्वय समिति भयो, त्यो एलटिओ अत्यन्तै पावरफुल हुन्थ्यो, त्यहाँ इन्जिनियर हुन्थ्यो जिल्ला प्राविधिक कार्यालय, अनि एउटा जिल्लाको एउटा इन्जिनियर दिउँसो रक्सी खाएर पुरै तिलपिल भएर उभिनै नसक्ने भएर बसिरहेछ 11 बजेतिर गएको, अनि एलजी साहबलाई किन कारवाही नगरेको भने कारवाही गर्नै मिल्दैन भन्छ। निजामती सेवा ऐनले यो कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन गरी उपस्थित भएमा यो भविष्यमा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्नु मिल्छ। त्यो दफा टेक्नुहोस्, आजै यसको जाहेर खाइदिनुहोस् भनेको कहाँ मिल्छ? तपाईँ राम्रोसँग हेर्नु न, यो त कार्यालय समयमा सेवन गऱ्यो, यो बिहान 9 बजे खाएर आउँछ, 10 बजेदेखि कार्यालय सुरु हुन्छ। हो न्यायाधीशले अब त्यसै गरी किनभने त्यसले कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन गरेमा बल्ल उसलाई कारवाही हुने, 10 न बजी कार्यालय सुरु हुँदैन, 9:30 बजेसम्म खाए पनि गयो होइन, अनि खाएपछि दिनभरि धानिहाल्छु, 4 बजीतिर यो कानुनमा आधारित भएर फैसला गर्दा त्यति रिजिड हुन्छ कानुन भनेको होइन, फ्लेक्सिबिलिटी हुँदैन, तर नजिरमा फ्लेक्सिबिलिटी हुन्छ र न्याय दिन सजिलो हुन्छ। एउटा केस हाम्रै सर्वोच्चको केस के थियो भने एकजना केटाकेटीको बिहे भयो, दुइटै सम्पन्न, केटी पनि पढे लेखेको सम्पन्न, त्यसपछि तिनीहरूले बच्चा भयो, तिनीहरूको पछि डिभोर्स दिन खोज्यो, केटीले डिभोर्स माग्यो, अनि डिभोर्स मागिसकेपछि चाहिँ केस जिल्ला अदालतमा त्यहाँ कुरा केमा मात्रै विवाद भयो, त डिभोर्स गर्ने सम्पत्तिको समस्या भयो भने केटीले मलाई सम्पत्ति नदिए पनि भयो तर यो केटासँग बस्दिनँ भन्ने भयो होइन, तर बच्चामा उनीहरूको दाबी, यो बच्चा मेरो हुनुपर्छ भन्ने आमा, अनि मुलुकी ऐनले बच्चा नाबालिग हुन्जेलसम्म आमाको संरक्षकत्वमा बाबुलाई भेट्न पनि दिनुपर्छ, बालिग भएपछि उसको चोइसमा होइन कोसँग बस्न चाहन्छ, सामान्यतया बाबु संरक्षकत्व होइन यो अभिभावकत्व, बच्चा बाबुसँग बस्ने चाहिँ हुन्छ पछि गएपछि धेरै जसो, त्यसपछि आमाले यो कुनै देयर इज नो चोइसेस दिस इज माई चाइल्ड आई हेभ टु ह्याभ दिस चाइल्ड भन्ने उसको दाबी भयो, जिल्लामा हार्यो, पुनरावेदनमा हार्यो, त्यसपछि सर्वोच्चमा आएपछि त्यो न्यायाधीशको कन्साइन्सले चाहिँ यो आमालाई मैले न्याय दिनुपर्छ भन्ने लाग्यो, अनि उसले के फैसला गरे त भन्दा यो त्यो त्यो महिलालाई चाहिँ के दाबी गर्न लाग्यो त वकिलले भन्दा यो उसको छोरै होइन भनेर दाबी लाग्यो होइन, अनि त्यसपछि छोरो होइन भनेपछि डिएनए टेस्ट भएपछि त बा होइन कि आमालाई नै थाहा हुन्छ छोरो बाबुको हो कि होइन भन्ने कुरो, बाबुलाई त के थाहा हुन्छ र होइन, बाबु भनेको विश्वास मात्रै हो, आमा भनेको सत्य हो कि, सो आमा त देखिन्छ नि त, 10 महिना पेटमा बोकेर पाएको जन्म दिएको सबै देखिन्छ, बाबु देखिँदैन है, त्यसैले गर्दाखेरि अब डिएनए परीक्षणमा पनि त्यही मान्छेकै देखिन्छ, अनि लास्टमा अदालतले त्यो न्यायाधीशले के फैसला गर्यो भने यी दुईजनाको विवाह दर्ता भएको काहीँ पनि प्रमाण देखिएन होइन, अनि बच्चा पाउनका त्यसैले यो महिलाको यो लोग्ने होइन श्रीमान होइन, त्यति बेला लोग्ने स्वास्नी भन्ने शब्द थियो होइन, लोग्ने होइन, अनि त्यसपछि गएर बच्चा पाउनलाई लोग्ने मान्छे भए पुग्छ, लोग्ने चाहिँदैन, त्यसैले यसको बच्चा चाहिँ हो लोग्ने मान्छेको रूपमा हेर्ने, बच्चा पाइन् यी महिलाले पाइन्, त्यो पुरुष लोग्ने मान्छे मात्रै हो, उसको लोग्ने होइन, लोग्ने भए मात्रै बाउ ठहर्छ र अनि त्यसपछि गएर बच्चाको दावेदार गर्न पाउँथ्यो, त्यसैले बच्चा यही आमाको हुन्छ, उसले कुनै हक दाबी गर्न पाउँदैन, द्याट्स भेरी गुड इन्टरप्रिटेसन, नजिर जन्मियो त्यही नजिर, त्यस्तै त्यस्तै नजिरलाई टेकेर अहिले यो रिप्रोडक्टिभ हेल्थमा आमाको अधिकार हुने र आमाको नामबाट बच्चाको नागरिकता दिन पाउने, टाइटल राख्न पाउने, वंशको हक भनेको त्यही हो, तपाईँ जुन थरको हुनुहुन्छ आफ्नो सन्तानलाई चाहनुहुन्छ भने त्यही थर दिन चाहनुहुन्छ पाउनुहुन्छ, तपाईँले अहिले अनम्यारिड हुनुहुन्छ र तपाईँ करेजियस र रिभोल्युसनरी हुनुहुन्छ भने यु सुड नट म्यारी टु ह्याभ ए बेबी, अब बच्चा पाउनुभयो कोही कोही पुरुषकै बच्चा पाउनुभयो या तपाईँले टेस्ट टु बेबी अथवा कसैको दान लिएर पाउन जानुभयो, नोबडी हेज राइट टु आस्क यु कसको बच्चा हो, तैँले किन मेरो बच्चा हो, सक्यो हस्पिटल जानुहोस्, बच्चा पाउनुहोस् होइन, परिवार आफ्नो सन्तानसँग जीवन यापन गर्नुहोस्, बट यु सुड नट म्यारी, एउटा बच्चाको लागि पुरुषको दासत्वमा बस्नु पर्दैन तपाईँ, तर सबै पुरुष दास चाहिँ हुँदैन, दास बनाउने चाहिँ हुँदैन नै फेरि, त्यो पनि ख्याल गर्नुहोस् होइन, एनिवे त्यो चाहिँ के हो त भन्दा फ्लेक्सिबिलिटी भएको भएर त्यसरी व्याख्या गर्न पाइयो, तर ऐनमा टक्रकै लेखेको विषय भएको भए त्यसो गर्न सकिँदैन, त्यसरी लचकता समान मुद्दामा समान फैसला हुने भयो, फरक फरक नहुने भयो, अदालतको समय र मेहनत कम लाग्ने भयो, त्यसमा कार्यपालिकीय त्रुटिको नियन्त्रण हुने भयो भनेपछि यो उसले चाहिँ कानुन छैन भनेर कार्यपालिकाले के गर्छ आफ्नो तरिकाले निर्णय गर्छ कि, अब नजिर प्रतिपादन गर्छ है न्यायाधीशले भनेपछि दे विल बी केयरफुल अन इट, त्यो हुने भयो, अनि व्याख्यात्मक त्रुटिबाट बचिने भयो, कानुनलाई जे व्याख्या गरे पनि भयो, विभिन्न एउटै केसमा फरक फरक व्याख्या भएर फैसलाहरू भएका छन्, कानुनी रिक्तताको अवस्था परिपूर्ति हुने भयो, अनि समयानुकूल कानुन निर्माण हुने भयो, त्यो नजिर चाहिँ कानुन बनाउने आधार भन्ने भयो, त्यस्तै पक्षपात र असमानताको कमी, दिज आर द स्पेसल क्यारेक्टरिस्टिक्स ओर ट्रेड्स ओर बेनिफिट्स अफ प्रेसिडेन्स, यो कहिलेकाहीँ जातमा आउने भयो, मैले लेखेँ अब जहाँसम्म धेरै थियो, नेपालमा कानुन निर्माण प्रक्रिया भएन आउँछ, यो यसको निश्चित प्रोसेस छ कानुन निर्माणको। अहिले पहिलोपटक होला नेपालको संसदीय इतिहासमा गाजा सम्बन्धी विधेयक प्राइभेट बिल आएको छ, नभएदेखि योभन्दा अगाडि सुनिएको थिएन। सबै सरकारी सरकारले नै लान्छ, तर सरकारी बिल र सरकारले लाने बिल एउटै कुरा चाहिँ होइन, संविधानले नै तोकेको हुन्छ यो सरकारी विधेयक हुन् भनेर, होइन, जुन चाहिँ प्रतिनिधि सभामै पेस गर्नुपर्छ, अरू राष्ट्रिय सभा प्रतिनिधि सभा जहाँ पनि पेस गर्न सकिन्छ। त्योभन्दा बाहेक यो कानुन निर्माण प्रक्रिया र नीति निर्माण प्रक्रिया एउटै हो, किनभने कानुन पनि नीति हो, सबै कानुन नीति हो, तर सबै नीति कानुन होइन। कानुन भनेको पार्लियामेन्ट्री अप्रुभलबाट बन्ने कुरा मात्रै हो, नियमावली पनि कानुन हो, तर डेलिगेटेड लेजिस्लेसनको प्रिन्सिपलले संसदले प्रत्यायोजन गरेको अधिकार, प्रत्यायोजित विधानको अधिकारका आधारमा मन्त्री परिषदले नियमावली सूचित गर्छ। त्यसैले कानुन निर्माण गर्दा खास गरी विषयगत मन्त्रालयले के विषयमा कानुन बनाउने भनेर कन्सेप्ट नोट बनाउँछ, अनि त्यो अर्थ मन्त्रालय र कानुन मन्त्रालयको त्यसमा सहमति लिइन्छ, र अवधारणा पत्र बनाएर त्यसको प्रस्ताव मन्त्री परिषदमा सैद्धान्तिक सहमतिमा लगिन्छ। सैद्धान्तिक सहमति प्राप्त भएपछि फेरि विषयगत मन्त्रालयले नै कानुनको मस्यौदा गर्छ, अनि प्रस्तावित मस्यौदामाथि छलफल गरेर राय परामर्श लिइन्छ, फेरि अर्थ मन्त्रालय र कानुन मन्त्रालयको राय र मस्यौदा सहमति लिइन्छ। कानुनबाट मस्यौदा सहमति भनेको फाइनल मस्यौदा कानुनले गर्ने हो, होइन, अनि छलफल र परामर्श भनेको चाहिँ त्यसले विभिन्न ठाउँमा क्षेत्रमा प्रदेशमा गएर गर्न पनि सक्यो, मन्त्रालयमै विज्ञ सरकारवाला गरेर पनि गर्न सक्यो, होइन, अनि त्यसपछि त्यति गरिसकेपछि मस्यौदा सहमति र अर्थ मन्त्रालयको सकारात्मक राय आएपछि विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्री परिषदमा पेस गरिन्छ, र विधेयकको मस्यौदालाई मन्त्री परिषदले स्वीकृत गर्छ र संसदमा चाहिँ कानुन मन्त्रीले दर्ता गर्छ। कानुन मन्त्रालय जुनसुकै मन्त्रालयको भए पनि कानुन मन्त्रालयको काम संसदमा विधेयक दर्ता गर्ने, होइन, अनि त्यो दर्ता भएको विधेयक संसदको बैठकमा पेस हुन्छ, पेस चाहिँ विषयगत मन्त्रीले त्यो मन्त्रालयको मन्त्रीले गर्छ, र त्यो पेस भएको के अरे उसमा चाहिँ के हुने हो त भन्दाखेरि प्रचार या अलिकति जनताको प्रतिक्रियाका लागि प्रचार प्रसार र छलफलमा लाने मन्त्री परिषदको स्वीकृतिपछि दर्ता गरेपछि भन्ने पनि छ, तर सामान्यतया लाने चलन छैन हामी कहाँ, होइन, संसदमा त्यसपछि एजेन्डामा परेर छलफल हुन्छ, संशोधनका लागि 72 घन्टा समय दिन्छ सभामुखले, संशोधन प्रस्ताव दर्ता हुन्छ, संशोधन प्रस्ताव सहित त्यो मूल विधेयक छलफलका लागि दफावार छलफलका लागि समितिमा जान्छ, समिति आफैले वा उपसमिति गठन गरेर दफावार छलफल हुन्छ, सामान्यतया सर्वसहमतिमा नभए पनि बहुमतले त्यो संशोधन प्रतिवेदन बन्छ, है, फेरि मूल विधेयक जस्ताको जस्तै हुन्छ, छुट्टै संशोधन प्रतिवेदन बन्छ, दफा एकको उपदफा दुईलाई हटाई त्यसको सट्टा ब्याए अनुसारको राख्ने, दफा उपदफा दुईको के भन्ने शब्दहरूको सट्टा यो शब्द राख्ने भने छुट्टै प्रतिवेदन बनाउनुपर्छ, त्यो प्रतिवेदन सर्वसहमतले पास वा बहुमतले पास हुन्छ र संसदमा पेस हुन्छ, संसदमा फेरि छलफल हुन्छ र सभामुखले त्यसको स्वीकृतिका लागि पेस गर्छन् र संसदले ध्वनि मतले बहुमतले के गर्छ पास गर्छ। अब एउटा हाउसले पास गरेको फेरि अर्को हाउसमा जान्छ र अर्को हाउसले पनि त्यसलाई बहुमतले पास गर्छ र दुइटै हाउसले पास गरेपछि वा एउटा हाउसमा उत्पत्ति भई अर्को हाउसमा गएर तोकेको अवधिसम्म पासमा भएर फिर्ता नआएपछि फेरि स्वतः उत्पत्ति हुने हाउसले के गर्न सक्छ भन्दाखेरि चाहिँ राष्ट्रपति कहाँ लान्छ र राष्ट्रपतिले प्रमाणीकरण गर्छन्, प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशन भएपछि कानुनको रूप धारण गर्छ त्यो विधेयकले र कार्यान्वयनमा आउँछ। कार्यान्वयनको दुईटा विधेयकमा यो ऐन तुरुन्त प्रारम्भ हुन्छ भनेपछि राजपत्रमा सूचना प्रकाशित भएको दिनदेखि प्रारम्भ हुन्छ, होइन यो ऐन यति मितिदेखि प्रारम्भ हुन्छ भन्यो भने त्यही मितिबाट प्रारम्भ हुन्छ, यसरी हामी कहाँ कानुन निर्माण हुन्छ भनेर हामीले के गर्नु पर्यो लेख्नु पर्यो बुदा बुदा बुदामा एनआउन्समेन्ट गर्छ। यो अहिलेको विधेयक चाहिँ कसरी यो चाहिँ अहिले पूर्व कानुन मन्त्रीले मसौदा गरेर संसदमा ल्याएर दर्ता गरेर अब यो पनि कानुन मन्त्रीले पेस गर्ने हो गर्दैन, त्यो प्राइभेट विधेयक त त्यहाँबाट आउने हो, कुनै पनि पार्लियामेन्टेरियन मेम्बर अफ पार्लियामेन्टले पेस गर्छ, अब त्यहीँबाट प्रक्रियामा जान्छ, अनुमोदन हुन्छ, एक्जिक्युटिभ मन्त्रालयतिर आइरहेको छ, आइले परेन त्यहाँबाट बनाउनु, मन्त्री परिषद मन्त्रालय कतै आएन, एक्जिक्युटिभ गरेन आउनु पर्यो, 65% पनि चाहिँदैन। यसमा त के हुन्छ भने त्यहाँ उपस्थितिको कम से कम के अरे होइन उपस्थितिको सामान्य बहुमत हो, तर त्यो यसको कोरम भन्ने हुन्छ कि त्यो कोरम चाहिँ जम्मा टोटल सङ्ख्याको 1/4 भए पुग्छ। म 2-3 कानुन बनाउँदा संसदमा गएको छु, अचम्म के हुन्छ भने 1/4 के अब 600 को 1/4 कति हो, त्यसको बहुमत भए पुग्छ भनेपछि यो कानुन बहुमतको नाममा एकदमै अल्पमतले कानुन पास गरेर आउँछ है। त्यो पनि कसैले टाउको भन्दैन, विरोध गरे पनि यहाँ बहुमत छैन मान्य सभामुख महोदय सम्मान्य महोदय भनेपछि अनि गण्नलाई समय दिन्छ, अनि एकचोटि घन्टी बाहिर सबैलाई भित्र पस्नलाई घन्टी बजाएर समय दिन्छ, अनि दुई चारजना पसे जस्तो गर्छन्, त्यसपछि फेरि प्रस्ताव हुन्छ अनि पास हुन्छ है। यस्तो खालको तरिका हुन्छ। अब हाम्रो कानुन निर्माण प्रक्रियामा के समस्या छन् भनेर भनेदेखि चाहिँ यु क्यान राइट लट अफ प्रब्लम, तर त्यहाँ मैले दुई तिनवटा मात्रै लेखेको रहेछु है, थप्नु होला त्यहाँ तल अहिले थप्दा हुन्छ। एउटा चाहिँ पर्याप्त तथ्याङ्क तथा सूचनाको अभाव नहुँदाखेरि इभिडेन्स बेस्ड पोलिसी बन्न सकेका छैन, इभिडेन्स बेस्ड ल भन्दैन, सूचना तथा तथ्याङ्कको अभाव छ। अर्को पर्याप्त अध्ययन अनुसन्धान बेगरै हामी कानुन बनाउँछौँ, रिसर्च एन्ड स्टडी नगरिकन विगतका कानुनहरूको समीक्षा गरेर त्यसबाट लेसन लर्न गर्दैनौँ, पुअर लेसन लर्निङ एटिच्युड फ्रम पास्ट पोलिसी अर ल रिभ्यू, त्यो पनि समस्या छ। अर्को चाहिँ हामीसँग दक्ष जनशक्तिको अभावमा ड्राफ्टिङ कपेसिटी पनि कमजोर छ, पुअर ड्राफ्टिङ कपेसिटी इन द एब्सेन्स अफ कम्पिटेन्ट ह्युमन रिसोर्स, दक्ष जनशक्तिको अभावमा उपयुक्त ड्राफ्टिङले धेरै महत्त्व राख्छ कानुन कतिको इम्प्लिमेन्टेबल रियालिस्टिक बन्छ कि बन्दैन भन्ने कुरामा, त्यसैले ड्राफ्टिङ कपेसिटी पनि कमजोर छ। भनेपछि तपाईँ कानुनतिर पास हुनुभयो र एकदम राम्रो ड्राफ्टिङ स्किल पाउनुभयो भने यु विल बी सो पपुलर र बाहिरतिर पनि जागिर पाउनुहुन्छ तपाईँले होइन, सो निजामतीमा पनि एकदमै तपाईँको माग हुन्छ जताततै। त्यसैले हामीका त काम गर्ने अलिकति पनि क्षमता भएको मान्छे नै छैन, तिमीले थोरै काम गर्न सक्यो भने पनि तपाईँले धेरै राम्रो पपुलारिटी गेन गर्न सक्नुहुन्छ, त्यो समस्या छ। अर्को चाहिँ यो ल मेकिङ प्रोसेसमा स्टेक होल्डर्स इङ्गेजमेन्ट पुअर छ, सरकारवालाहरूको हामीले सहभागिता पर्याप्त मात्रामा गराउँदैनौँ। अर्को मेजर समस्या चाहिँ के छ भने भेरी लेस एक्सपर्ट्स इङ्गेजमेन्ट अर एक्सपर्ट्स रिभ्यू, यो विज्ञहरूको राय परामर्श कम लिन्छौँ, विज्ञहरूको सल्लाह सुझावलाई हामीले कम अनुसरण गर्छौँ, त्योसँग सम्बन्धित विज्ञहरूसँग कन्सल्टेसन गरेर परामर्श सुझाव लिने चलन छैन, त्यसले गर्दा कानुन योग्य कानुन बन्दैनन्। अर्को चाहिँ हाम्रा कानुनहरू बढी के बन्छन्, पपुलिस्ट खालका र अनरियालिस्टिक र इम्प्लिमेन्टेसन गर्न कठिन हुने महत्त्वकाङ्क्षी भन्छन् है। अनरियालिस्टिक भनेको चाहिँ अव्यवहारिक अनि लोकप्रियतावादी र महत्त्वकाङ्क्षी कानुनहरू भन्छन् जसले गर्दा कार्यान्वयन हुन सक्दैनन् होइन, कार्यान्वयन हुन सक्दैनन्। अर्को चाहिँ देयर इज नो गुड इन्टर रिलेसनसिप अमङ भेरियस लज द्याट हैव डाइरेक्ट लिङ्केजेस विथ इच अदर, एक अर्कामा अन्तर सम्बन्धित हुने अन्य कानुनसँग तादम्यता वा सामञ्जस्यता कायम गरिँदैन, एउटा कानुनमा एउटा हुन्छ अर्कोमा त्यसको उल्टो भइराखेको हुन्छ, जसले गर्दा कानुन कार्यान्वयनमा व्यवधान परिहाल्छ। अर्को चाहिँ यो अन्तर सम्बन्धित मन्त्रालयहरू र निकायहरूको समन्वयमा बनाइँदैन, कमजोर समन्वय भएको कारणले गर्दा उनीहरूसँग समन्वय नगरिकन बनाएपछि एउटाले बनाउने अर्कोले कार्यान्वयनमा व्यवधान सिर्जना गर्ने हुन सक्छ, त्यो पनि समस्या रहन्छ। त्यसैले पुअर कोअर्डिनेसन विथ भेरियस इस कन्सर्न मिनिस्ट्रिज एन्ड एजेन्सिज यो निर्माणको क्रममा। अर्को चाहिँ हाम्रो यो जनताका लागि प्रचार प्रसार सचेतना गर्ने जुन हुन्छ नि प्रचार प्रसार, उनीहरूको राय सुझाव सङ्कलन गर्ने व्यवस्था छ, कार्यान्वयन भएको छैन, जनताको सुझाव राय सङ्कलन राय प्रतिक्रिया सङ्कलन गर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन गर्न सकेका छैनौँ, त्यसैले जनताको अनुमोदन जनताको कन्सेन्ट र जनताको इङ्गेजमेन्टमा बन्दैनन् कानुनहरू। र यी कानुनहरूले के अरे धेरै कुराहरू चाहिँ नियमावली कार्यविधि निर्देशिका बनाउने भनेर व्यवस्था गरेका हुन्छन्, त्यस्ता नियमावली कार्यविधि र निर्देशिकाहरू कानुन जारी हुन साथ छिटै नबन्दाखेरि लामो समयसम्म नबन्दाखेरि कार्यान्वयन हुनमा कानुनी प्रोभिजन आउन सक्दैनन्, किनभने कार्यान्वयनको प्रोभिजन चाहिँ नियम निर्देशिका कार्यविधि आदिले गर्छ, त्यसमा पनि समस्या छ। अर्को चाहिँ हाम्रो कानुन तर्जुमामा के छ भने मिसयुज अफ डेलिगेटेड लेजिस्लेसन, प्रत्यायोजित विधायनको सिद्धान्तको अधिक दुरुपयोग भएको अवस्था छ, प्रत्यायोजित विधायनको सिद्धान्तको दुरुपयोग भनेको ऐनले यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमावली बनाउन सक्नेछ भन्छ, नेपाल सरकारले नियमावली बनाउँछ अनि त्यो नियमावलीले के भन्छ भने यो नियमावली कार्यान्वयन गर्नका लागि अथवा त्यो नियमावलीले पनि तोके बमोजिम अथवा यो मन्त्रालयले निर्देशिका कार्यविधि जारी गर्न सक्नेछ भनेर लेखिदिन्छ कि, डेलिगेसन अफ डेलिगेटेड पावर भयो, त्यो चाहिँ अभोइड हुन्छ, त्यो खास गर्ने हो भने अवैधानिक हुन्छ। हाम्रोमा यति धेरै निर्देशिका कार्यविधिहरू बनेका छन् जुन केमा टेकेर, नियममा टेकेर, नियमावलीमा टेकेर, ऐनमा टेकेर त बनाउन पाइयो। ऐनले नै यो ऐन कार्यान्वयन गर्न आवश्यकता अनुसार मन्त्रालयले निर्देशिका जारी गर्न सक्नेछ भनेको भए त बनाउन पाइयो, तर त्यो भन्दैन। अनि केले, नियमले भन्छ, अनि क्याबिनेटलाई दिएको अधिकार उसले फेरि डेलिगेट गर्छ र बनाउँछ। त्यसैले यो पनि समस्या भइरहेको अवस्था छ। अर्को चाहिँ ऐनहरूको निर्माण प्रक्रिया चाहिँ ज्यादै लामो छ। कुनै पनि नयाँ ऐन बनाउनु पऱ्यो भने तपाईँले एक वर्षभरिमा पनि ल्याउन सक्नुहुन्न, र धेरैको इन्ट्रेस्टको विषय छ भने त्यो ऐन आउँदै आउँदैन, दुई तिन वर्षमा। जस्तो निजामती सेवा ऐन भन्नुभयो भने इट्स सो कम्प्लेक्स है, अब त्यो कर्मचारीले, कर्मचारी पनि एउटा सेवा समूहकोले, बल्ल बल्ल संसदमा पुग्यो, संसद सेवाकोले, हामी पनि यता आउनु पाउनु पऱ्यो, परराष्ट्र भयो, के अरे यता प्रशासनमा सिडियो हुन पाउनु पऱ्यो भनेर उनीहरूले दबाब गर्छन्। ट्रेड युनियनको इन्ट्रेस्ट हुन्छ, युथहरूको इन्ट्रेस्ट हुन्छ, पोलिटिकल पार्टीहरूले आफ्नो कार्यकर्ताको ल्याउँछन्, कुरा लिएर आउँछन् होइन। अनि त्यसले गर्दाखेरि त्यो ऐन, अब लेबर एक्टको कुरा गर्नुभयो भने, फरेन इम्प्लोइमेन्ट एक्टको कुरा गर्नुभयो भने, यस्ता भने बाफिया कति चाहिँ हाम्रो ब्याङ्क वित्तीय संस्था सम्बन्धी ऐन, यी धेरै इन्ट्रेस्ट ग्रुपले गर्दाखेरि के हुन्छ, यो ऐन समयमै आउनै सक्दैन, सो टाइम कन्ज्युमिङ एन्ड लेन्थी प्रोसेस। त्यसले गर्दाखेरि यो विधि निर्माण प्रक्रियामा हामी कहाँ चाहिँ अत्यन्तै टाइम लगाउने र हत्तपत्तन नआउने। अर्को चाहिँ के छ भने, यो पार्लियामेन्टेरियनहरूमा एक्सपर्टिजको कमी छ, त्यो विज्ञताको कमी छ, उनीहरूले विधि निर्माणलाई महत्त्वमै राख्दैनन्। मेरो गाउँमा कसरी आयोजना लाने, 10 लाख पैसा कसरी लाने, कहाँको के लाने, कता के गर्ने भन्ने भन्दा उनीहरूलाई ध्यानै छैन। बैठकमा जाने, ऐनका पढ्ने, त्यसको विधि निर्माण प्रक्रियाको ज्ञान राख्ने, कन्ट्रिब्युसन गर्नेमा उनीहरू महत्त्वै छैन, स्टडी गर्दैनन्। अनि त्यत्तिकै हावाको भरमा बोल्छन् अनि तर्क राख्छन्, यस्तो हुनुपर्छ भन्छन्। त्यसले गर्दा ऐन बने पनि अव्यवहारिक बन्छ के। त्यसैले पार्लियामेन्टेरियनहरूमा क्यापासिटी र कम्पिटेन्सी र यो प्रोफेसनालिजम, विज्ञता, व्यवसायिकता छैन। र त्यो पार्लियामेन्ट्री कमिटीहरू जुन छ नि, पार्लियामेन्ट्री कमिटीहरूले त्यो एक्सपर्टहरूलाई स्पेस दिँदैनन्, बोलाउँदैनन्, छलफल गर्दैनन्, आफू आफू छलफल गर्छन्। त्यहाँ विज्ञहरू बोलाएर घनीभूत छलफल गर्नुपर्ने हो ऐनको विषयमा। त्यसैले पार्लियामेन्ट्री कमिटीमा विज्ञहरूको संलग्नता न्यून छ, त्यो कारणले गर्दाखेरि पनि ऐनहरू यो चाहिँ कार्यान्वयन हुने खालका राम्रा व्यवहारिक बन्दैनन्, त्यहाँ पनि समस्या छ। र ऐन कार्यान्वयनको कार्ययोजना बन्ने चलन छैन, बनाउने चलन छैन, कसले कति समयमा कति स्रोत कार्यान्वयन गरेर यो ऐन कार्यान्वयन गर्ने भन्ने। अर्को चाहिँ के समस्या छ भने, दि ओल्ड एक्ट्स लज आर नट टाइमली अपडेटेड, टाइमली रिफर्म्ड और टाइमली रिभ्युड एन्ड एमेन्डेड। पुराना ऐनहरू चाहिँ समयमा निरन्तर रूपमा अद्यावधिक गर्ने, संशोधन गर्ने र त्यसको पुनरावलोकन गर्ने चलन हामी कहाँ छैन। त्यस्ता खालका समस्याहरू ऐन निर्माणमा, हाम्रो चाहिँ कानुन निर्माणमा छन्, यदि प्रब्लम पनि तपाईँले थाहा पाइराख्नुपर्ने हुन्छ। अब आज चाहिँ सर हाम्रो नीति विश्लेषण उस्तै हो, यही त्यही हो नीति हेर्न सक्छ होइन। अब भोलि हामीले यो इन्क्लुसनको च्याप्टर पढ्छौँ, आज चाहिँ यति नै हो, तर तपाईँलाई क्वेसन दिन्छु मैले होइन, अनि त्यो क्वेसनलाई गरेर लिएर आउनुलाई। आई हेभ गिभन यु सो मेनी क्वेसन, त्यो पनि हेर्नुहोस्, तर अहिले फ्रेस क्वेसन मेबी समथिङ न्यू आउनसक्छ मेरो दिमागबाट अहिले खुत्तै जन्मिँदाखेरि।